اسلوب اور طرز ادا، مغنی کی آواز پہچان اس کی تو زرگر کا انداز پہچان اس کی، کوباچی کی دستکاری کے ایک نمونے سے۔ تم مجھے ڈانٹ کیوں رہے ہو؟ میں ڈانٹ نہیں رہا ہوں، میرے بات کرنے کا انداز ہی ایسا ہے۔ میاں بیوی کے درمیان مکالمہ۔ تمہاری نظمیں شاعری نہیں لگتی، یہی میرا اسلوب ہے۔ قاری اور شاعر کے درمیان مکالمہ۔ جب بزرگوں کو کسی معاملے پر گفتگو کرنی ہوتی تو ہم لڑکوں کو گاؤں پنچایت میں بیٹھنے کی اجازت نہ ہوتی۔ ہم کچھ دور ایک بڑی سی چٹان پر بیٹھے یہ دیکھا کرتے کہ وہاں ہو کیا رہا ہے۔ ایک دن ہم نے دیکھا آندھی گاؤں سے آنے والے ایک مہمان نے پورے ایک گھنٹے تک گاؤں پنچایت کو خطاب کیا، اور اس پوری مدت کے دوران سارے لوگ پورے انہماک کے ساتھ اس کی تقریر سنتے رہے۔ یہ دیکھ کر ہم لوگوں نے یقین کر لیا کہ آندھی سے آنے والا یہ مہمان ضرور کوئی اہم خبر لایا ہوگا، تبھی تو سب لوگ دم سادھے اس کی بات ایک گھنٹے تک سنتے رہے۔ گھر پہنچ کر میں نے ابا سے پوچھا، یہ آندھی سے آنے والا مہمان کون سی خبر لایا تھا؟ اوہ، وہی باتیں تھیں جو ہم صدا کے رہنے والے کم از کم بیسیوں بار سن چکے ہوں گے، مگر اس کے بولنے کا انداز ایسا ہے کہ تم چاہو یا نہ چاہو سننے پر مجبور ہو جاؤ گے۔ وہ واقعی مقرر ہے، خدا اس کی زندگی بڑی کرے۔ ذاتی طرز نگارش کے بارے میں، ہر جانور کے اپنے اطوار ہوتے ہیں، شکاریوں کو دھوکہ دے کر بچ نکلنے کے اپنے انداز ہوتے ہیں، اسی طرح ہر شکاری بھی جانور کو دھوکہ دینے اور شکار کر لینے کے اپنے اپنے طریقے کا مالک ہوتا ہے، اور بالکل اسی طرح ہر ادیب کا بھی اپنا انداز ہوتا ہے، لکھنے کا اپنا ڈھنگ ہوتا ہے، اس کا اپنا کردار ہوتا ہے اور اس کا ذاتی اسلوب ہوتا ہے۔ جب میں پہلی بار ایک نوجوان شاعر کی حیثیت سے ادارہ ادب میں تعلیم حاصل کرنے ماسکو آیا تو مجھے یہ ماحول قطعی اجنبی اور نامانوس محسوس ہوا۔ یہاں کی ایک ایک چیز میرے لیے سبق آموز تھی۔ خود ماسکو، سیمینار اور ان سیمیناروں میں حصہ لینے والے مشہور شعرا اور پروفیسر صاحبان، میرے ہم جماعت اور طالب علموں کی اقامت گاہ میں میرے ساتھی طلبہ، قدم قدم پر اور چہار طرف سے ملنے والی ہدایتوں کے ہجوم میں تھوڑی دیر کے لیے میں کھوسا گیا اور ایک نئے انداز میں لکھنے لگا۔ میں نے ایک ایسا عجیب سا اسلوب اختیار کر لیا جس سے اس وقت تک آوار ادب قطعی نامانوس تھا۔ مجھے یہ تسلیم کرنے میں کوئی باک نہیں کہ اس وقت میری بڑی خواہش یہ تھی کہ میری نظموں کا روسی زبان میں ترجمہ ہو۔ میں کسی نہ کسی طرح روسی قارئین کے حلقوں تک پہنچنا چاہتا تھا، اور میرا خیال یہ تھا کہ میں نے یہ جو نیا انداز اور نیا اسلوب اختیار کیا ہے، اس سے مجھے روسی قارئین تک پہنچنے اور ان میں مقبول بننے میں بڑی مدد ملے گی۔ میں نے اپنی مادری زبان آوار کے آہنگ کو اور اس کی شاعری کی مخصوص نغمگی کو نظر انداز کرنا شروع کر دیا۔ میرے نزدیک اہم ترین چیز ساخت اور اصل خیال رہ گیا۔ میں نے سمجھا کہ اس طور پر میرا اپنا رنگ وجود میں آ رہا ہے، لیکن جیسا کہ مجھے اب جا کر احساس ہوتا ہے، میں چالاکی سے کام لے رہا تھا۔ خوش قسمتی تھی کہ جلد ہی مجھے یہ احساس ہونے لگا کہ شعر گوئی اور چالاکی میں کوئی مطابقت نہیں ہو سکتی، لیکن اس سے پہلے ہی میرے دور اندیش باپ نے اسے محسوس کر لیا تھا۔ جیسے ہی انہوں نے میری نئی نظمیں پڑھی، وہ سمجھ گئے کہ میں دمبے کی چربدار دم کے عوض پورا دمبا چھوڑ دینے کی تیاری کر رہا ہوں۔ میں ایک ایسی بنجر اور پتھریلی زمین پر ہل چلانے کی کوشش کر رہا ہوں جس میں کبھی کوئی چیز اگ نہیں سکتی، چاہے کتنی ہی آبیاری کیوں نہ کی جائے، اور میں بغیر بادلوں کے بارش کی آرزو کر رہا ہوں۔ ابا نے یہ سب کچھ فوراً ہی محسوس کر لیا تھا، لیکن وہ طبیعت کے لحاظ سے انتہائی محتاط اور لیے دیے رہنے والے انسان تھے۔ ایک دن بات چیت کے دوران انہوں نے کہا، رسول، مجھے یہ دیکھ کر افسوس ہوا کہ تمہارا طرز تحریر بدلتا جا رہا ہے۔ ابا، اب میں خاصا بڑا ہو گیا ہوں۔ طرز تحریر پر توجہ تو اس وقت دی جاتی ہے جب بچہ اسکول میں ہو۔ جب آدمی بالغ ہو جاتا ہے تو لوگ صرف یہی نہیں جاننا چاہتے کہ وہ کس طرح لکھتا ہے، بلکہ یہ بھی جاننا چاہتے ہیں کہ وہ لکھتا کیا ہے۔ یہ بات ملیشیا کے کسی سپاہی یا کسی گاؤں میں سوویت کے سیکرٹری کے بارے میں تو کہی جا سکتی ہے، جس کا کام اندراج کرنا اور اسناد دینا ہے، لیکن شاعر کے لیے ایسا نہیں کہا جا سکتا۔ اس کا آدھا کام یہ بھی ہے کہ وہ لکھتا کس طرح ہے اور اسلوب کون سا اختیار کرتا ہے۔ کسی نظم کا خیال کتنا ہی اچھوتا کیوں نہ ہو، نظم کو حسین اور دلکش بھی ہونا چاہیے، اور صرف خوبصورت ہی نہیں بلکہ اس کے حسن میں انوکھا پن بھی ضروری ہے۔ شاعر اسی وقت شاعر بنتا ہے جب وہ اپنی ذات کا عرفان بھی حاصل کر لے اور اپنا ذاتی رنگ اور اسلوب بھی دریافت کر لے۔ تم بڑی جلد بازی سے کام لے رہے ہو، تیز رفتار، چنچل اور شور مچانے والا پہاڑی چشمہ کبھی بھی سمندر تک نہیں پہنچ پاتا، بلکہ اپنے مقابلے میں کہیں زیادہ پرسکون اور نرم رو دریا میں جذب ہو جاتا ہے۔ جو چڑیا لگاتار اپنا گھونسلہ بدلتی رہتی ہے اور کبھی یہ طے نہیں کر پاتی کہ کون سے گھونسلے کا مستقل انتخاب کرے، وہ آخر کار گھونسلے کے بغیر رہ جاتی ہے۔ کیا یہ زیادہ آسان نہیں کہ خود اپنا گھونسلہ بنایا جائے؟ اس طرح انتخاب کا سوال نہیں پیدا ہوتا۔ اور آج جبکہ میں زندگی کی 40 منزلیں طے کر چکا ہوں، اکثر اپنی 40 کتابیں لے کر بیٹھتا ہوں اور ان کے اوراق الٹتا ہوں، میں محسوس کرتا ہوں کہ میں نے گیہوں کا جو کھیت بویا ہے اس میں دوسرے کھیتوں کے پودے بھی گھسائے ہیں، ایسے پودے جنہیں میں نے بویا بھی نہ تھا۔ ایسا تو نہیں کہ یہ سب گھاس پھوس ہوں، شاید وہ اچھے پودے ہیں، مثلا جو، جئی اور رئی وغیرہ، لیکن گیہوں کے کھیت میں یہ کچھ کھپتے نہیں۔ مجھے اپنے گلے میں بعض ایسی بھیڑیں نظر آتی ہیں جو اس گلے کی نہیں لگتی۔ یہ بھیڑیں نہ تو کبھی پہاڑ کی بلندی کی عادی ہو پائیں گی اور نہ ہی وہاں کے ماحول کی۔ کبھی کبھی اپنے آپ میں مجھے غیر لوگ ملتے ہیں، لیکن اس کتاب میں صرف میں ہی رہنا چاہتا ہوں، کسی کا دخل مجھے گوارا نہیں، اچھا ہوں یا برا۔ بہرحال میں جیسا بھی ہوں مجھے قبول کیجیے۔ پہاڑی علاقوں میں شادی بیاہ کی تقریبوں میں جب کوئی پہاڑی مہمان شرکت کے لیے آتا ہے تو وہاں پہلے سے موجود لوگوں سے پوچھتا ہے، تعداد پوری ہو چکی ہے یا میرے لیے گنجائش باقی ہے؟ اس پر وہاں بیٹھے لوگ جواب دیتے ہیں، اگر تم واقعی تم ہی ہو تو اندر آ جاؤ۔ یہ رہی میری کتاب، اور میں اس کتاب کے ذریعے یہ ثابت کرنا چاہتا ہوں کہ میرا اپنا الگ وجود ہے جو دوسروں سے مختلف ہے۔ میں حقیقتاً ادیب بننا چاہتا ہوں، کوئی ایسا اداکار نہیں جو اسٹیج پر ادیب کا رول ادا کر رہا ہو۔ کبھی کسی ایسے ایکٹر کو دیکھیے جو اسٹیج پر برانڈی پی رہا ہو، وہ نشے میں دھت محسوس ہوگا، اس کی آواز بھاری ہوگی، الفاظ جھٹکے کے ساتھ اس کے منہ سے نکل رہے ہوں گے، گردن نشے کے بار سے جھکی ہوگی، یہ سب اپنی جگہ پر۔ لیکن حقیقت یہ ہے کہ وہ جس بوتل سے شراب پیتا نظر آ رہا ہوگا، اس میں شراب کی جگہ چائے بھری ہوگی، اور چائے آپ کتنی ہی پی جائیے نشہ نہیں ہوتا۔ یہ ایک ایسی کھلی ہوئی حقیقت ہے کہ وہ لوگ بھی مجھ سے متفق ہوں گے جنہوں نے کبھی شراب کو منہ نہ لگایا ہو۔ ایسا ہوتا ہے جب کسی ڈرامے میں کسی شاعر کا کردار پیش کرنا ہوتا ہے تو ڈرامہ نگار کے لیے اس کے اشعار لکھنے کا کام مشکل ترین ہوتا ہے، اس لیے اکثر ڈرامے کا شاعر اپنی لکھی ہوئی نظمیں نہیں پڑھتا۔ لیکن بغیر شاعری والا تو وہ شاعر کہاں ہوا؟ اس میں اور کسی کھڑکی پر سجاوٹ کے لیے رکھے ہوئے پیپر ماشی کے گڈے میں فرق کیا رہ گیا؟ مجھے اپنی نمائندگی آپ کرنی چاہیے، عمر، پشکن یا بائرن جیسے لوگوں کی بھی مشابہت میرے یہاں نظر نہ آنی چاہیے۔ جب کوئی چور بھینس کی چوری کرتا ہے تو اس کی سینگ یا دم کاٹ دیتا ہے تاکہ پہچانی نہ جا سکے۔ اس طرح جب کچھ چور کار کی چوری کرتے ہیں تو اس کا رنگ بدل دیتے ہیں۔ لیکن چوری بہرحال چوری ہے، چاہے اسے چھپانے میں کتنی ہوشیاری سے کام کیوں نہ لیا جائے۔ مجھے سب سے زیادہ مسرت اس وقت ہوگی جب کتاب پڑھنے کے بعد لوگ بے ساختہ کہہ اٹھیں کہ بے شک رسول نے یہ کتاب اپنے مخصوص رنگ میں لکھی ہے۔ مجھے گانے والی چڑیا چوں چوں کرنے والی چڑیوں سے زیادہ پسند ہے۔ مجھے فضا میں پرواز کرتی چڑیاں ان چڑیوں سے زیادہ اچھی لگتی ہیں جو کوڑے کرکٹ کے ڈھیر پر بیٹھی دانہ چگ رہی ہوں۔ مجھے سمندر میں شاہانہ آن بان کے ساتھ روا دواں جہاز اس جہاز سے کہیں زیادہ اچھا لگتا ہے جو کسی بندرگاہ پر کھڑے جہازوں کے ہجوم میں کھو گیا ہو۔ ہلکی ڈونگی کو دیکھیے جو سمندر کی ہر موج کے ساتھ ہچکولے کھاتی رہتی ہے، اور اس کے برخلاف بلند و بالا جہاز پر نظر ڈالیے جو طوفان میں بھی پوری استقامت کے ساتھ آگے بڑھتا رہتا ہے۔ شراب کا ایک قطرہ بھی گلے سے اتارے بغیر بیوقوف آپس میں یوں الجھتے اور لڑتے ہیں جیسے نشے میں دھت ہوں۔ اس کے برعکس شراب کا ایک بڑا سا قدح پینے کے بعد بھی عقل مند آہستہ آواز میں باتیں کرتے ہیں، پرامن اور سنجیدہ نظر آتے ہیں۔ رسول کی لکھی کتاب لوگوں کے ہاتھوں میں اس طرح جا اور ان سے اس طرح ملاقات کر جیسے رسول کی لکھی کتاب کو کرنا چاہیے۔ جب کوئی اجنبی کسی پہاڑی گاؤں کے مکان میں داخل ہوتا ہے تو اس سے 3 دن تک نہ تو یہ پوچھا جاتا ہے کہ اس کا نام کیا ہے اور نہ ہی یہ کہ وہ کہاں سے آ رہا ہے۔ آپ میری کتاب کا استقبال بھی اسی طرح کیجئے۔ اس سے یہ مت پوچھئے کہ وہ کیا ہے، کہاں سے آئی ہے اور کس کی فکر کا نتیجہ ہے۔ اسے خود اپنے بارے میں سب کچھ بتانے کا موقع دیجئے۔ میں چاہتا ہوں کہ میں جیسا ہوں آپ کو ویسا ہی نظر آؤں، نہ اس سے اچھا نہ اس سے خراب۔ اگر 20 سال کی عمر تک آپ میں توانائی نہ پیدا ہو سکے تو اس کا خیال چھوڑ دیجئے، کیونکہ اب یہ کبھی پیدا نہ ہوگی۔ اگر 30 سال کی عمر تک آپ میں بذلہ سنجی اور تبائی کا مادہ نہ پیدا ہو سکے تو اس کی امید نہ کیجئے، کیونکہ اب اس کی عمر گزر گئی۔ اگر 40 سال کی عمر تک آپ کے پاس پیسہ نہ جمع ہو سکے تو اسے بھول جائیے، کیونکہ اس کا وقت نکل چکا ہے۔ یہ ایک روسی کہاوت ہے، پہاڑی باشندوں کا کہنا ہے، اگر 40 سال کا ہونے کے باوجود کوئی انسان عقاب جیسے شہروں کا مالک نہ بن سکے تو وہ کبھی پرواز نہ کر سکے گا۔ میں چاہتا ہوں کہ میری گاڑی اسی راستے پر چلے جو اس کی اپنی شاہراہ ہے۔ جب بارش ہوتی ہے تو اس پہاڑ سے جس کے دامن میں میرا گاؤں واقع ہے لا تعداد سوتے میرے گاؤں کی طرف بہتے ہوئے آتے ہیں۔ نیچے آنے کے بعد یہ سارے دھارے آپس میں مل جاتے ہیں اور یوں برساتی پانی کی ایک جھیل سی وجود میں آ جاتی ہے۔ لیکن اس جھیل سے جب یہ پانی آگے بڑھتا ہے تو اس کی صورت پانی کے ایک بڑے دھارے جیسی ہوتی ہے۔ میرے گاؤں کے ارد گرد جو پہاڑ ہیں ان سے بہت ساری پگڈنڈیاں میرے گاؤں کی طرف اترتی ہیں، اور یہ ساری پگڈنڈیاں اسی طرح گاؤں میں آ کر ایک دوسرے سے مل جاتی ہیں جیسے برساتی پانی کے نالے۔ لیکن اگر آپ کو ضلع کے صدر مقام کی طرف جانا ہو، قریبی قصبے میں جانا ہو، یا اس سے آگے کی دنیا کی طرف بڑھنا ہو تو اس کے لیے صرف ایک ہی سڑک ہے، کشادہ اور چوڑی چکلی سڑک۔ میری سمجھ میں نہیں آتا کہ میں خود کو کسی شاہراہ سے تشبیہ دوں یا کسی پرجوش دھارے سے۔ مجھے تو صرف اتنا ہی معلوم ہے کہ اپنے گاؤں سے تعلق رکھنے والے بہت سارے لوگوں کے خیالات، ان کے الفاظ اور ان کے جذبات میرے اندر مستوی ہو گئے ہیں، بالکل اسی طرح جس طرح پہاڑ سے گرنے والے نالے اور اترنے والی پگڈنڈیاں मेरे गांव में पहुंचकर आपस में मिल जाती हैं, और ये मेरा अपना रास्ता था, मेरी अपनी शाहराह थी जिसने मुझे गांव से बाहर शायरी की दुनिया तक पहुंचाया। मैं दुनिया के मुख्तलिफ इलाकों में आया गया हूं, गुनागुन रियासतों की मैंने सैर की है, मुतअद्दिद मुल्कों और तरह तरह के लोगों से मिला जुला हूं। मुझे इसका भी मौका मिला है कि कभी सदारती और शाहाना ज़ियाफ़तों में शरीक हूं, कभी वज़ीर आज़मों की तरफ से दिए जाने वाले इस्तक़बालिया जलसों में शिरकत करूं, और कभी महज वज़ीरों और सफ़ीरों की पार्टियों में शरीक हूं। इस तरह के इस्तक़बालियों में कितना तो ज़को एहतशाम होता है, गंजे सर और पैरों के जूते किस आबोताब के साथ चमकते हैं, टाइयाँ किस कदर साफ़ सुथरी होती हैं, कमीज़ के कालर और कफ कितने बेदाग होते हैं, कितने तपाक के साथ सर झुकाए जाते हैं और एक दूसरे की तरफ मुस्कुराहटें फेंकी जाती हैं, एक एक लफ्ज़ और एक एक अंदाज़ कितना नपातुला होता है। इस तरह की तकारीब में अदाकार वज़ीर आज़म मालूम होते हैं और वज़ीर आज़म अदाकार। ऐसे इस्तक़बालिया जलसों में मुझे ऐसा महसूस होता है जैसे मैं अपने आप में नहीं रह गया हूँ, मुझे ऐसे अंदाज अपनाने पड़ते हैं जिन्हें अपनाना मुझे कभी पसंद नहीं, और ऐसे जुमले बोलने पड़ते हैं जिनका न मैं कभी आदि रहा हूँ न आदि बनना चाहता हूँ। इस तरह की इस्तक़बालिया तकरीबों की चमक दमक में अचानक मुझे बहुत दूर सदा के गाँव में अपने घर का चूल्हा याद आ जाता है और इसके इर्द गिर्द जमा अपने अज़्ज़ा याद आ जाते हैं, या फिर मुझे किसी होटल के कमरे में अपने बेतकल्लुफ दोस्तों का हलका याद आ जाता है। तरह तरह के खानों के बजाय मेरा जी चाहता है कि मैं लहसुन पड़ी खतकाली खाऊं। ओह, आस्तीन चढ़ाकर घर के चूल्हे के इर्द गिर्द दोस्तों के हलके में बैठकर खतकाली खाने में कितना मज़ा आता है, और इस तरह खाने में कि चर्बी आपकी उंगलियों से टपक रही हो। जब मैं कुछ अदीबों की किताबें पढ़ता हूँ तो मुझे यूं लगता है जैसे वो किसी रस्मी और सरकारी इस्तकबालिया में शरीक हों, उनके अंदाज, उनके रखरखाव और उनके बोलचाल में बेतकल्लुफी की जगह मुझे एक तरह का रस्मी और सरकारी अंदाज नज़र आता है। मेरी किताब तुझे ऐसा नहीं होना चाहिए जैसे तू किसी रस्मी या सरकारी इस्तकबालिया में शरीक हो, तेरी जुबान पर वही अल्फाज होने चाहिए जो तेरी असल फितरत से हम आहंग हों, ऐसी बातें जुबान पर कभी न लाना जो महज इनकसार या पासदारी के लिए कही जाती हैं। मैं ऐसे लोगों से वाकिफ हूँ जो घर में अपने ख़ानदान वालों, अपनी बीवियों, बच्चों या दोस्तों के साथ होते हैं तो उनका अंदाज वैसा ही होता है जैसा आम आदमियों का, लेकिन अगर आप उनको दफ्तर में उनकी कुर्सी पर बैठे देखें तो वो इंतहाई खुश मिजाज, नक चढ़े, बल्कि किसी हद तक जलील नजर आएंगे। लगता ही नहीं कि वही आदमी है जिसे घर पर देखा था। जैसे जैसे वो आगे बढ़ते जाते हैं, जैसे जैसे उनके ओहदे में इजाफा होता जाता है, वैसे वैसे उनकी आदतें, खसलतें और उनके चेहरे के जाविये भी बदलते जाते हैं। मेरी किताब, खबरदार, तेरी फितरत में भी मेरी ही तरह कोई तब्दीली नहीं होनी चाहिए। शानदार इस्तकबालियों पर नहीं बल्कि दोस्तों के हलकों पर जान दे। घर के सादा चूल्हे से उठने वाले धुएं से इश्क कर। तकारीब और जश्नों के लिए बनाए गए बड़े कमरों से नहीं, मैदानों और खेतों से मोहब्बत कर। कंसर्ट से नहीं बल्कि ज़मीन की खामोश जुबान से आने वाली आवाज़ें सुन। कॉन्फ्रेंस के शोरगुल पर ध्यान न दे। क्या तूने ये नहीं देखा है कि लोग कॉन्फ्रेंस में कुछ और कहते हैं और बाद में कतई मुख्तलिफ अंदाज में गुफ्तगू करते हैं। अपनी नोटबुक से। दागिस्तान में जन्म लेने वाला वो कौन इंसान होगा जो सुलेमान अस्तालस्की की ऊंची पापाख टोपी, उनके भेड़ की खाल वाले महकदार कोट और चमड़े के हल्के जूतों से वाकिफ न हो। अगर आप दागिस्तान से ताल्लुक न रखते हो तो भी मेरे ख्याल में आपके जहन में सुलेमान अस्तालस्की की जो शबीह महफूज होगी वो इन सारे लवाजमात के साथ महफूज होगी। फिर ऐसा हुआ कि हुकूमत की तरफ से उन्हें एजाज दिया गया और मैक्सिम गोर्की ने उन्हें 20वीं सदी का हुमर करार दिया। सुलेमान को मास्को आने की दावत दी गई जहां उनकी मुलाकात दागिस्तानी हुकूमत के एक रुकन से हुई। उस दागिस्तानी वजीर ने शायर को मुखातिब करते हुए कहा, मेरे प्यारे सुलेमान, मास्को में इस लिबास में फिरना तुम्हारे लिए जेब नहीं देता, तुम्हें अपना हुलिया बदलना होगा। फिर दागिस्तानी हुकूमत की तरफ से उनके लिए गर्म सूट सिलवाया गया, नए जूते खरीदे गए, एक गर्म हैट जिसमें कान ढांपने का इंतजाम भी था खरीदा गया, ओवर कोट बनवाया गया जिसके कॉलर पर समोर लगा हुआ था। सुलेमान ने एक एक चीज का जायजा लिया, एक शाने पर ओवर कोट डाला, जूतों के तले आपस में मिलाए और फिर किसी न किसी तरह ये सारी चीजें तय करके अपने बैग में रख ली। इसके बाद कहा, बहुत बहुत शुक्रिया, ये सारी चीजें नई भी हैं और अच्छी भी, मेरे बेटे मुस्लिम के लिए बहुत मुनासिब रहेंगी। अब रहा मेरा मामला तो मैं बहरहाल सुलेमान ही रहना चाहता हूँ, गर्म सूट या एक जोड़े जूते के लिए अपना नाम बदलने को तैयार नहीं, मेरे पुराने जूते इस बेवफाई के लिए मुझे कभी माफ नहीं करेंगे। अब्बा को सुलेमान की जो चीज़ें बहुत ज़्यादा पसंद थीं और जिनकी वो बेहद कदर करते थे, उनमें अपनी इनफरादियत के इस तरह के ज़ाहरी मज़ाहरे से उनकी बेपनाह दिलचस्पी और मोहब्बत भी शामिल थी। अपनी नोटबुक से सुलेमान के बेटों ने बार बार इस बात की कोशिश की कि उनके वालिद को लिखना आ जाए। हर बार सुलेमान बड़े खुलूस और बड़ी लगन के साथ सिलसिला शुरू करते, लेकिन फिर कागज़ और पेंसिल एक तरफ रख देते और कहते, नहीं मेरे बेटो, ये सब नहीं चलेगा। जैसे ही मैं पेंसिल हाथ में लेता हूँ, मेरी नज़रें दूर भाग जाती हैं, क्योंकि मेरी सारी तवज्जो इस वाहियात पेंसिल पर मरकूज हो जाती है। अपनी नोटबुक का एक और इंदराज। एफेंदी कापियेफ सुलेमान अस्तालस्की के दोस्त भी थे और उन्होंने ही उनकी नज़मों का रूसी ज़ुबान में तर्जुमा भी किया है। आप जाने बाज घटिया और जलील लोग भी होते हैं जो किसी की दोस्ती बर्दाश्त नहीं कर सकते। चुनाचे ऐसे लोगों की निगाहों में इन दोनों की दोस्ती खटकने लगी। उन्होंने कोशिश की कि कापियेफ को इस शोरे आफाक शायर की निगाहों से गिरा दें। चुनाचे उनके कान भरने लगे। सुलेमान, अफसोस है कि तुम रूसी जुबान नहीं जानते। हम लोग अच्छी तरह जानते हैं कि एफेंदी कापियेफ तर्जुमा करते हुए तुम्हारी नज्मों की रेड़ मार देता है। वो कभी कुछ बढ़ा देता है, कभी कुछ घटा देता है, कभी पूरे पूरे मिस्रों के मफहूम बदल देता है। एक दिन गैर रस्मी बातचीत के दौरान सुलेमान ने यह मसाला छेड़ा, दोस्त मैंने सुना है कि तुम मेरे बच्चों को मारते पीटते हो। एफेंदी ने सुलेमान का मतलब फौरन समझ लिया और जवाब दिया, सुलेमान तुम्हारी नज़में तुम्हारे बच्चे नहीं, ये तुम हो, तुम्हारी ज़ात है, सुलेमान अस्तालस्की है जिसने इन नज़मों का रूप ले रखा है। अगर ये बात है तो बुजुर्ग होने की वजह से मैं अपने बच्चों के मुकाबले में कहीं ज़्यादा एहतराम का मुस्तहिक हूँ। सुलेमान, मुझे ये बताओ कि किसी नज़्म में मिस्रों की तादाद ज़्यादा अहमियत रखती है या उसका असलूब और उसका बुनियादी ख्याल और जज्बा। तुम्हारे सामने शराब रखी हुई है, अगर तुम इसे बेकैफ बना दो तो इसकी मकदार में कोई कमी वाकई नहीं होगी, अलबत्ता इसमें वो मज़ा ना रह जाएगा जिसे सब इतना पसंद करते हैं। अहम चीज़ शराब की मकदार नहीं है बल्कि उसकी खुशबू, उसका मज़ा और उसकी तेज़ी है। तुम ठीक कहते हो, अहम चीज़ तो यही है। और यकीनन ये एफेंदी कापियेफ ही थे जिन्होंने सुलेमान की तख्लीकात को रूसी कारेन तक पहुंचाया। मेरी नोटबुक से, मुझे तुम्हारे अब्बा के कलाम की कलीद नहीं मिल सकी, एफेंदी ने एक दिन मुझसे शिकायत की। वो हमजा सदासा के कलाम का रूसी जुबान में तर्जुमा कर रहे थे। तुम्हारे अब्बा का अपना अंदाज है, बज़ाहिर वो हंसते नजर आते हैं लेकिन हकीकतन वो उदास होते हैं। हम समझते हैं कि वो किसी की तारीफ कर रहे हैं, हालांकि दरअसल उस तारीफ के पसे पुष्ट तंज होता है, मजाक उड़ाने का जज्बा होता है। कभी कभी जब वो मजाक उड़ाते नजर आते हैं तो दरअसल उस मजाक के पर्दे में तारीफ का पहलू पोशीदा होता है। मैं ये सब कुछ महसूस करता हूँ लेकिन रूसी जुबान में इसे मुंतकिल करना मेरे बस से बाहर है। मैं उनकी शेरी टेक्निक और मिस्रों के मफहूम पर तो गिरफ्त हासिल कर लेता हूँ, लेकिन जो चीज मेरे बस में नहीं आती वो हमजा की ज़ात है, खुद हमजा हैं, जैसे कि वो हकीकी जिंदगी में नजर आते हैं। मैं चाहता हूं कि रूसी जुबान में हमजा के पढ़ने वाले उनकी नज़मों में जीते जागते हमजा को देखें, जो हमारे ही जैसे इंसान होने के बावजूद हम में से किसी से भी कोई बमासलत नहीं रखते। शायर के अशार को भी इसी तरह का होना चाहिए। यादों की एक झलक। आज मुझे मेरे गाँव के लोग शायर रसूल हमजा तोफ के नाम से जानते हैं। لیکن ایک زمانہ تھا جب لوگ مجھے کوڑ مغز اور الہڑ سمجھتے تھے. مجھ میں ایک لاوبالی پن تھا. میں کر کچھ رہا ہوتا اور سوچ کسی اور چیز کے بارے میں رہا ہوتا تھا. نتیجہ یہ ہوتا کہ کبھی قمیض الٹی پہن لیتا, کبھی کوٹ کے بٹن اوپر نیچے ہو جاتے اور اسی حالت میں باہر نکل کھڑا ہوتا. کبھی جوتے کے فیتے بندھے نہ ہوتے, باندھنے کی کوشش بھی کرتا تو اس طرح بنتے کہ فوراً کھل جاتے. چنانچہ لوگ میرے بارے میں کہا کرتے تھے, تعجب ہے کہ اتنے صاف ستھرے باقاعدہ اور نیک دل انسان کا بیٹا اس قدر لاپرواہ اور پھوڑ کیسے نکل گیا. سمجھ میں نہیں آتا کہ ان باپ بیٹوں میں بوڑھا کون ہے اور جوان کون. وہ جسے جوتے کے فیتے باندھنا بھی یاد نہیں رہتا, یا وہ جو کبھی کوئی چیز فراموش نہیں کرتا. اس طرح کی باتوں کا میرے پاس ایک جواب تھا, اور وہ یہ کہ ہاں, میں نے ابا سے ان کا بڑھاپا لے لیا ہے اور انہیں اپنی جوانی دے دی ہے. اور واقعہ بھی یہی ہے کہ ابا اپنی زندگی کے آخری دنوں تک جوانوں ہی کی طرح خوش سلیقگی, نرمی اور لوچ کے حامل رہے. انہوں نے ظاہری اور باطنی دونوں ہی لحاظ سے ہمیشہ باسلیقہ, منظم اور آداب و آئین کی پابند زندگی گزاری. گاؤں کا ہر فرد اس بات سے واقف تھا کہ وہ کس وقت اپنے گھر کی چھت پر کوٹ پہنے نظر آئیں گے. لوگ انہیں چھت پر دیکھ کر اپنی گھڑیاں ملایا کرتے تھے. گاؤں کے ایک نوجوان نے جو فوج میں ملازم تھا اپنے والدین کو ایک بار لکھا تھا کہ بیداری کا بگل بہت سویرے بجتا ہے, ہمیں ٹھیک اس وقت اٹھنا پڑتا ہے جس وقت گاؤں میں حمزہ اپنی چھت پر نظر آتی ہیں. اگر کسی کو صبح کے وقت حمزہ سے ملنا ہوتا تو اسے معلوم رہتا کہ اسے ٹھیک کتنے بجے حنزہ کو جانے والی سڑک پر پہنچ جانا چاہیے. حمزہ روزانہ ایک مقرر وقت پر گھر سے کام کے لیے روانہ ہوتے تھے. لوگ ان کے بارے میں بہت ساری باتیں جانتے تھے, مثلا یہ کہ وہ کتنی دور تک اپنے گھوڑے کی لگام تھامے پا پیادہ چلیں گے اور کب اچھل کر گھوڑے پر بیٹھ جائیں گے. لوگ ان کی سادہ سیاہ قمیص, ان کی برجس اور ان کے جوتوں سے واقف تھے جو انہوں نے خود بنائے تھے اور جن پر خود ہی روز پالش کیا کرتے تھے. وہ ان کی پیٹی سے واقف تھے اور ان کی داڑھی سے بھی, جسے وہ بڑی نفاست سے کتر لیا کرتے تھے لیکن کبھی مونڈتے نہیں تھے. وہ ان کی پاپاخ سے واقف تھے جو ان کے سر پر کچھ کسی سی محسوس ہوتی. ان کی ٹوپی پر بھیڑ کے جو بال تھے وہ نہ تو بہت زیادہ گھنگریالے تھے اور نہ ہی بہت زیادہ گھنے. ابا کا اپنا ایک انداز تھا, وہ جو کچھ پہنتے یا جو کچھ کرتے اس انداز کے عین مطابق ہوتا. حمزہ کے لباس میں یا رکھ رکھاؤ میں کسی تبدیلی کا تصور بھی نہیں کیا جا سکتا تھا. یہ تبدیلی خود انہیں بھی ناپسند تھی. جب ان کے کپڑے پہننے کے قابل نہ رہ جاتے اور انہیں نئے کپڑے بنوانے پڑتے تو وہ پرانے کپڑوں اور پرانی چیزوں کی ہو بہو نقل تلاش کرتے, اور اگرچہ یہ نئے کپڑے پرانے کپڑوں کی ناپ ہی کے بنتے اور تراش خراش بھی مختلف نہ ہوتی, پھر بھی وہ نئے کپڑے پہن کر کچھ دنوں تک مسترب سے نظر آتے اور ایسا لگتا جیسے کچھ مغموم سے ہوں. ایک بار ان کی پیٹی گھستے گھستے ٹوٹ گئی. نئی پیٹی خریدنے کے لیے کچھ زیادہ پیسوں کی ضرورت بھی نہ تھی, لیکن ابا نے بڑی احتیاط کے ساتھ پرانی پیٹی کی مرمت کی اور مزید کچھ دن اسے استعمال کرتے رہے. یہ بات نہ تھی کہ وہ تنگ دست رہے ہوں اور اتنا پیسہ نہ رہتا ہو کہ اس طرح کے کاموں پر خرچ کیا جا سکے. بات صرف اتنی تھی کہ وہ جن چیزوں کے عادی ہو جاتے انہیں چھوڑنا پسند نہ کرتے. آخر پیٹی پھر ٹوٹ گئی, اب انہیں نئی پیٹی خریدنے پر مجبور ہونا پڑا, لیکن اس میں بھی انہوں نے اپنی تسکین کا سامان فراہم ہی کر لیا. انہوں نے اس نئی پیٹی میں پرانی پیٹی کا بکسوا لگا لیا. وہ اپنی پاپاخ پر اس طرح ہاتھ پھیرتے جیسے وہ کوئی جیتا جاگتا میمنہ ہو. جب انہیں اپنی پرانی پیٹی اتنی عزیز تھی تو آپ یہ سوچ ہی سکتے ہیں کہ ان کے دل میں اپنی اس پاپاخ کے لیے کتنا پیار رہا ہوگا. 1941 کے موسم گرما میں جنگ چھڑ گئی. داغستان کی حکومت اس بات پر مصر ہوئی کہ ابا پہاڑی گاؤں چھوڑ کر مخاش قلعہ چلے جائیں. وہ پہاڑ کے سرد آب و ہوا کے عادی تھے, شہر میں انہیں گھٹن سی محسوس ہوتی. پہاڑوں پر جو گرم کپڑے وہ پہنا کرتے تھے وہ شہر کے گرم موسم میں بوجھ سے محسوس ہونے لگے. خاص طور پر ان کی پاپاخ ٹوپی اس ماحول میں قطعی ناموزوں تھی. حمزہ نے طرح طرح کی ٹوپیوں اور ہیٹوں کا استعمال کیا، لیکن انہیں پہن کر وہ اپنے حلیے میں اتنی تبدیلی محسوس کرنے لگتے کہ کسی طرح اپنی پاپاخ بدلنے پر تیار نہ ہو پائے۔ حالانکہ ہم لوگ اپنی طرف سے پوری کوشش کرتے رہے کہ وہ کسی طرح مان جائے۔ نتیجہ یہ تھا کہ حمزہ مخاج قلعہ کی سڑکوں پر اس طرح گھومتے کہ ان کی پاپاخ ان کے ہاتھ میں ہوتی، وہ کچھ دیر تک اسے پہنے رہتے، پھر اتار کر ہاتھ میں لے لیتے، لیکن ایک منٹ کے لیے بھی اسے علیحدہ کرنے پر راضی نہ تھے۔ لوگ رفتہ رفتہ حالات کے عادی ہو جاتے ہیں، چاہے وہ جنگ کے تباہ کن حالات ہی کیوں نہ ہوں۔ زندگی کا دھارا بہہ نکلتا ہے، چاہے اب اس کا آہنگ جنگ کا آہنگ ہی کیوں نہ ہو۔ ابا پھر وقتاً فوقتاً پہاڑی علاقے میں آنے جانے لگے۔ ان کے لیے پہاڑ کی کھلی فضا میں سانس لینا کتنا آسان ہوتا اور انہیں کتنی مسرت ہوتی جب وہ اس آب و ہوا میں اپنی کبھی جدا نہ ہونے والی پاپاخ پہن کر چہل قدمی کرتے۔ اپنے ان سفروں کے دوران ان کے چہرے پر ایسی بشاشت نظر آتی جیسے کسی انسان کو طویل عرصے تک سگریٹ پینے پر سخت پابندی کی اذیت جھیلنے کے بعد اچانک تیز اور خوشبودار گھریلو تمباکو مل گئی ہو، اور اب وہ بڑے آرام کے ساتھ لذت لے لے کر اس تمباکو سے سگریٹ بنا رہا ہو، پھر متوقع لذت کے شدید احساس کے ساتھ سگریٹ جلا رہا ہو، اور پھر سگریٹ کے ایک طویل کش کا مزہ لوٹ رہا ہو۔ حمزہ نے سگریٹ کبھی نہیں پی، لیکن انہیں اتنی ہی یا اس سے بھی زیادہ لذت زندگی کی چھوٹی چھوٹی باتوں سے حاصل ہو جایا کرتی تھی۔ تخلیق سے حاصل ہونے والی مسرت یا گھر اور ملک سے شدید محبت سے ملنے والی مسرت جیسی بڑی چیزوں کا تو ذکر ہی کیا ہے۔ ابا کی نوٹ بک سے، رجب میرا دوست ہے، لیکن اس نے میرے ساتھ وہ سلوک کیا جو دشمن بھی نہیں کر سکتا۔ اس میں ایک استرے نے اس کی مدد کی۔ یہ ابا کی نوٹ بک میں ایک جگہ درج ہے۔ بات یوں ہے کہ 1934 میں ابا ادیبوں کی پہلی کانگریس میں شرکت کی غرض سے ماسکو گئے۔ آوار ادیب رجب دین ماگو مائف نے، جو اس وقت زندہ تھے، ابا کو اس پر راضی کر لیا کہ وہ ایک حجام کی دکان پر جا کر سر اور داڑھی کے بال ترشوا لیں۔ اب یہ بتانا تو مشکل ہے کہ رجب نے اشارہ کر دیا تھا یا حجام کو غلط فہمی ہوئی۔ بہرحال ہوا یہ کہ ابا ابھی پوری طرح سمجھ بھی نہ پائے تھے کہ ہو کیا رہا ہے، جب تک ان کی وہ داڑھی جو کبھی بھی مونڈی نہ گئی تھی ان کے چہرے سے صاف ہو چکی تھی۔ جب انہیں اپنی اس درگت کا احساس ہوا تو وقت ہاتھ سے نکل چکا تھا۔ جب انہوں نے آئینے میں ایک قطعی نیا اور نامانوس چہرہ دیکھا تو چیخ پڑے۔ اپنے دونوں ہاتھوں سے انہوں نے اپنے چہرے کو چھپایا اور حجام کی دکان سے بھاگ آئے۔ اس کے بعد انہوں نے کانگریس کے کسی اجلاس میں شرکت نہ کی اور اپنے دوستوں سے بھی الگ تھلگ رہے۔ بعد میں انہوں نے کہا، جب میں زندگی میں اپنے چہرے سے غداری نہ کر سکا تو پھر اپنی نظموں میں اپنے چہرے سے غداری کیسے برداشت کر سکتا ہوں۔ ابا کو تصنع اور بناوٹ نہ زندگی میں پسند تھی نہ شاعری میں۔ زندگی میں صرف ایک بار انہوں نے طبیعت کے خلاف بناوٹی انداز اختیار کیا، مگر وہ بھی کچھ ہی دیر کے لیے۔ یاد کی ایک جھلک۔ ایک دن مخاج قلعہ میں ہمارے گاؤں کے کچھ لوگ ابا سے ملنے آئے۔ گفتگو کے دوران ان لوگوں نے محسوس کیا کہ ابا ایک ایسے انداز میں بیٹھے ہیں جو قطعی نیا اور انوکھا ہے، یعنی ان کی تھوڑی تین انگلیوں پر ٹکی ہوئی ہے۔ ان میں سے ایک نے کہا، اس سے پہلے ہم نے تم کو کبھی اس طرح بیٹھے نہیں دیکھا ہے کہ تمہاری ٹھوڑی تین انگلیوں پر ٹکی ہو۔ یہ عادت کب سے پڑی، کیوں پڑی؟ یہ عادت تم پر اچھی نہیں لگتی حمزہ، یہ انداز تو تمہارا ہے ہی نہیں۔ ہاں، مجھے یہ عادت چھوڑ دینی چاہیے، حمزہ نے کہا۔ اس کی ذمہ داری مصور محی الدین جمال پر ہے، اسے میری تصویر بنانی تھی اور اس نے پورے 3 مہینے تک مجھے یوں ہی بٹھائے رکھا۔ پورے 3 مہینے میں اس کے سامنے بے حس و حرکت بیٹھا رہا ہوں کہ میری 3 انگلیاں میری ٹھوڑی کو سہارا دیے رہیں۔ مصور یہی چاہتا تھا اور مجھے بہرحال اس کے حکم کی تعمیل کرنی تھی۔ یہ تو بڑا صبر آزما کام رہا ہوگا، نہیں صبر آزما تو نہ تھا، البتہ مسلسل اس انداز کو برقرار رکھنا یقیناً خاصا تکلیف دہ تھا۔ کبھی مجھے یوں لگتا یہ جو تین انگلیاں میری ٹھوری کو سہارا دیے ہوئے ہیں وہ میری نہیں کسی اور کی ہیں، اور کبھی یہ احساس ہوتا کہ میری تین انگلیاں کسی اور ٹھوڑی کو سہارا دے رہی ہیں۔ میں 3 مہینے تک روزانہ اسی انداز سے بیٹھتا رہا، آخر اس کا عادی ہو گیا۔ اب یوں بیٹھنا نہیں پڑتا، تصویر مکمل ہو چکی ہے اور دیوار پر آویزاں ہے، لیکن جیسا کہ آپ لوگ دیکھ ہی رہے ہیں میں اب بھی اپنی تین انگلیوں سے اپنی ٹھوڑی کو سہارا دیے رہتا ہوں۔ آپ تو جانتے ہی ہیں کہ دل کا مریض اس وقت بھی اپنا ہاتھ اپنے سینے پر بائیں جانب رکھے رہتا ہے جب اس کے دل میں درد بھی نہ ہو رہا ہو۔ لیکن آپ لوگ پریشان نہ ہوں، میں یہ عادت جلد ہی چھوڑ دوں گا۔ ابا کی نوٹ بک میں ایک اور اندراج بھی ہے جس میں یہ بتایا گیا ہے کہ انہوں نے اپنے دانت کیسے تبدیل کرائے۔ جب دوسرے دانت لگائے جانے لگے تو دندا ساز نے حمزہ سے پوچھا کہ وہ کس قسم کے دانت پسند کرتے ہیں، سونے چاندی یا فولاد کے۔ حمزہ کچھ طے نہ کر پائے، انہوں نے دوستوں سے صلاح کی جو اس وقت ان کے ساتھ تھے، سونے کے دانت لگوا لو، سونا بہت اچھی دھات ہے۔ ان میں سے ایک نے مشورہ دیا، نہیں فولاد بہتر رہے گا، وہ مضبوط بھی ہوگا، گھسے گا بھی نہیں، دوسرے نے کہا۔ میں سونے یا فولاد کے دانت لگوا کر گاؤں پہنچا تو کیسا لگوں گا؟ ابا نے اعتراض کیا، لوگ میری طرف یوں دیکھیں گے جیسے میرے منہ میں دانت نہ ہوں بلکہ قمقمے لگے ہوں، وہ مجھے نہیں دیکھیں گے کیونکہ ان کی نگاہیں دانتوں پر جم کر رہ جائیں گی، میرے دانتوں کی آب و تاب میرے چہرے کو پس منظر میں ڈال دے گی۔ کیا ایسا نہیں ہو سکتا کہ آپ ہڈی کے دانت لگا دیں تاکہ کوئی یہ نہ محسوس کر سکے کہ میں نے نقلی دانت لگوائے ہیں؟ میری پسند تو یہی ہے۔ دندا ساز نے حمزہ کے حکم کی تعمیل کی اور ان کے لیے ویسے ہی دانت بنا دیے جیسے پہلے تھے۔ بعد میں جب بھی ابا کو کسی شاعر کی نظم میں بے میل مصرے یا کسی اور کے مصرے نظر آتے تو وہ کہا کرتے، مجھے اس کی نظموں میں چمکتے ہوئے نقلی دانت دکھائی دے رہے ہیں۔ اس میں کوئی شک نہیں کہ سونے کے دانت سے بھی سیب کھایا جا سکتا ہے، لیکن میرا اندازہ یہ ہے کہ سونے کے دانت سے سیب کھانے میں نہ اتنا مزہ ملے گا نہ اتنا رس منہ میں آئے گا جتنا اصلی دانت سے ملتا ہے۔ یاد کی ایک جھلک۔ 1947 میں مخاج قلعہ تھیٹر میں ایک شاندار جشن کا اہتمام کیا گیا۔ یہ جشن شاعر حمزہ کی 70ویں سالگرہ سے متعلق تھا۔ تقریروں کے ذریعے انہیں مبارکبادیں دی گئیں، تہنیت کے پیغامات پڑھے گئے، بہت ساری نظمیں سنائی گئیں اور تحفے دیے گئے۔ آخر میں معزز مہمان کے بولنے کی باری آئی۔ ابا اسٹیج پر آئے، انہوں نے کوٹ کی اوپری جیب سے بڑے سکون کے ساتھ کاغذ کا ایک صفحہ نکالا جس پر ان کی وہ نظمیں تھیں جو انہوں نے اس موقع کے لیے لکھی تھیں۔ پھر انہوں نے اسی سکون کے ساتھ دوسری جیب میں ہاتھ ڈالا اینک کی تلاش میں، لیکن اب ان کا روایتی سکون رخصت ہو چکا تھا۔ انہوں نے ایک جیب ٹٹولی، دوسری جیب کی تلاشی لی، اور اب یہ بات سب کو معلوم ہو گئی کہ ابا اپنی اینک گھر ہی پر چھوڑ آئے ہیں۔ فوراً ایک آدمی اینک لانے کے لیے گھر بھیجا گیا، مگر حمزہ اسٹیج پر پہنچ چکے تھے اور خاموش کھڑا رہنا کچھ عجیب سا لگ رہا تھا، اس لیے ان کے دوست ابو طالب نے اپنا چشمہ پیش کر دیا جس کے بارے میں انہیں یقین تھا کہ حمزہ کو بھی لگ سکے گا۔ حمزہ نے چشمہ لگایا اور پڑھنا بھی شروع کر دیا۔ وہ اپنے ہی اشعار پڑھ رہے تھے، لیکن ان کی آواز میں کچھ ایسی جھجک اور ان کے پڑھنے کے انداز میں کچھ ایسی کیفیت تھی جس سے یہ معلوم ہو رہا تھا کہ وہ ایسے اشعار پڑھ رہے ہیں جنہیں اس سے پہلے انہوں نے کبھی دیکھا تک نہ ہو۔ ابھی انہوں نے دوسری نظم شروع ہی کی تھی کہ وہ لڑکا جسے ان کی اینک لینے کے لیے بھیجا گیا تھا بھاگتا ہوا حال میں داخل ہوا۔ حمزہ نے فوراً ابو طالب کا چشمہ واپس کیا اور اپنی اینک لگا لی، اور فوراً ہی ان کا انداز بدل گیا اور ان کی آواز میں وہ خود اعتمادی پیدا ہو گئی جو ان کی خصوصیت تھی۔ حاضرین نے اس تبدیلی کا پرجوش تالیوں کی گونج کے ساتھ خیر مقدم کیا، گویا صدا سا حمزہ حقیقتاً اب اسٹیج پر آئے ہوں، اور اب تک جو آدمی اسٹیج پر کھڑا تھا وہ حمزہ نہ تھے بلکہ کسی نے ان جیسا سوانگ رچا رکھا تھا۔ اس چشمے نے تو میری سالگرہ کی تقریب تقریباً چوپٹ ہی کر دی تھی، حمزہ نے مسکراتے ہوئے کہا۔ کیا میرا چشمہ اچھا نہ تھا؟ ابو طالب نے سوال کیا۔ نہیں، وہ چشمہ بھی بہت اچھا تھا، مگر بات یہ ہے کہ وہ تمہارا تھا۔ ہر آدمی کے پاس اس کی اپنی آنکھیں ہوتی ہیں اور اسے اپنے چشمے کی ضرورت ہوتی ہے۔ ابا کا عالم یہ تھا کہ نہ تو وہ اتنی تیز روشنی میں دیکھنا پسند کرتے تھے کہ آنکھیں چکا چوند ہو جائیں، اور نہ اتنے اندھیرے میں کہ کوئی چیز نظر ہی نہ آ سکے۔ نہ انہیں بہت زیادہ موٹی چیزیں اچھی لگتی تھیں، نہ بہت زیادہ پتلی، نہ بہت زیادہ سرد، نہ بہت زیادہ گرم، نہ بہت زیادہ مہنگی، نہ بہت زیادہ سستی، نہ بہت زیادہ پرانی قسم کی، اور نہ بہت زیادہ جدید طرز کی۔ انہیں بھیڑیے کی خوخار فطرت بھی ناپسند تھی، اور خرگوش کا بودا پن بھی، من مانی حکومت بھی، اور غلاموں کی سی ماتحتی بھی، وہ کہا کرتے تھے۔ اتنے خشک بھی نہ ہو کہ چٹک کر ٹوٹ جاؤ، اور اتنے نم بھی نہیں کہ کپڑے کی طرح نچوڑے جا سکو۔ وہ اس طرح کے آدمی نہیں تھے کہ پانی کا ایک قطرہ انہیں شرابور کر دے یا معمولی سی ہوا سے وہ خشک ہو جائیں۔ وہ ایک سیدھے سادھے محنت کش انسان تھے، جن میں عوام کی تمام عادتیں اور خصوصیات مجتمع ہو گئی تھیں، اور یوں وہ عوام کے ایک باعزت نمائندے بن گئے تھے۔ یاد کی ایک جھلک۔ ایک دن ابا کو اور مجھے اپنے ایک عزیز کی عیادت کے لیے مخاج قلعہ سے گاؤں جانا تھا۔ ہمارے گاؤں جانے کی خبر عبد الرحمن دانیالوف کے کانوں تک پہنچ گئی، جو ان دنوں داغستانی حکومت کے سربراہ تھے۔ انہوں نے ہمارے سفر کے لیے سرکاری سیاہ موٹر بھیج دی، جو جہاں تک مجھے یاد ہے زیم ماڈل کی تھی۔ جب تک ہماری موٹر شہر کی سڑکوں پر چلتی رہی، ابا بہت خوش نظر آتے رہے، مگر جیسے ہی ہم دیہی علاقے میں داخل ہوئے اور ہماری موٹر گدھوں، خچروں اور گھوڑوں پر سوار یا پیدل چلنے والے پہاڑی باشندوں کے قریب سے گزرنے لگی، ابا نے اپنی آرام دہ سیٹ پر یوں نظر ڈالی جیسے وہ کچھ بہت زیادہ ناگوار سی چیز ہو۔ میرے لڑکپن کا زمانہ تھا، اور مجھ میں بڑوں جیسے احساسات ابھی پیدا نہ ہوئے تھے، اس لیے میں نے کھڑکی سے سر باہر نکال دیا تاکہ لوگ یہ دیکھ سکیں کہ ہم کتنی شاندار موٹر میں سفر کر رہے ہیں۔ ادھر ابا کا یہ حال تھا کہ وہ کونے میں دھستے جا رہے تھے تاکہ ان پر کسی کی نظر نہ پڑے۔ اس درمیان بارش ہونے لگی۔ جب ہم گوتسال ندی پر پہنچے تو ہمیں وہاں ایک بیل گاڑی نظر آئی جو بیچ دھارے میں پھنس گئی تھی۔ بوڑھا گاڑی بان اسے باہر نکالنے کی ہر ممکن کوشش کر رہا تھا، مگر معاملہ اس کے بس سے باہر تھا۔ ابا نے ڈرائیور سے گاڑی رکوائی، دریا میں اترے، اور وہاں بوڑھے گاڑی بان کے ساتھ بیل گاڑی باہر نکالنے کی کوشش کرنے لگے۔ دونوں نے مل کر بیل کی باگ سنبھالی، کاندھوں سے گاڑی کے پہیوں کو دھکا دیا، اور دیکھتے دیکھتے بیل گاڑی دوبارہ سڑک پر آ گئی۔ ہمارا سفر پھر شروع ہوا، لیکن ابھی چند ہی کلومیٹر گئے ہوں گے کہ پھر ایک ندی راستے میں پڑی۔ ابا نے موٹر پھر رکوا دی اور وہاں ٹھہر کر بوڑھے گاڑی بان کا انتظار کرنے لگے۔ یہاں پہنچ کر وہ پھر پھنس جائے گا، بیلوں کو یہ دریا پار کرانا مجھے اچھی طرح آتا ہے، میں یہاں رک کر اس کا انتظار کروں گا اور اسے دریا پار کرا کر ہی آگے بڑھوں گا۔ ہم لوگ انتظار کرتے رہے۔ آخر بوڑھا گاڑی بان اپنی بیل گاڑی لیے ہلتا ڈلتا ہم تک پہنچا۔ ابا نے اسے ندی پار کرائی اور تب ہم آگے بڑھے۔ کئی بار میں بھی بوئنا کسک سے طرح طرح کے سامان لے کر گاؤں لوٹتے ہوئے اس طرح کی مصیبت میں پھنس چکا ہوں۔ ابا نے کار کی طرف آتے ہوئے اور کوٹ کے دامن سے ہاتھ صاف کرتے ہوئے کہا تھا۔ وہ ایک غمگین مسکراہٹ کے ساتھ بیل گاڑی کی طرف دیکھ رہے تھے، گویا اس ہلتی ڈلتی بیل گاڑی کے ساتھ ان کا ماضی، اور ماضی ہی نہیں بلکہ ان کی پوری زندگی بھی ان سے دور ہوتی جا رہی ہو۔ ہنزہ کے پلیٹوں کی چڑھائی پر ایک لاری ہماری کار سے آ ٹکرائی اور کار کا ایک پہیہ ٹوٹ گیا۔ हम लोगों को यूं लगा जैसे अब्बा इस हादसे से खुश हुए हों, क्योंकि अब कार छोड़ने और पैदल गांव जाने का एक बहाना हाथ आ गया था। हमने उनसे इसरार किया कि वो कुछ देर ठहर जाएं ताकि हम कार में मौजूद फालतू पहिया लगा लें, मगर उन्होंने हमारी एक बात न सुनी। मैं तो इस तरह की कार में बैठकर किसी शादी की तकरीब में शिरकत के लिए जाना भी शर्मनाक समझता हूँ। इस वक्त तो मैं अपने एक बीमार दोस्त की अयादत के लिए जा रहा हूँ, मुझे आन बान की जरूरत नहीं। वाकया तो ये है कि कार खराब हो जाने से मुझे खुशी हुई है, क्योंकि अब मैं पैदल चल सकूंगा। ये कहकर वो उसी पगडंडी पर चल पड़े जिस पर वो बचपन से चलते आए थे और जिस पर पहाड़ी बाशिंदों की लातादाद नस्लें यके बाद दीगरे हमारे गांव आती रही हैं। हमने दूसरा पहिया लगाया और शाहराह से होते हुए ठीक उसी वक्त गांव पहुंचे जब अब्बा गांव में दाखिल हो रहे थे। मखाश किला में वापसी पर अब्दुलरहमान दानिया लोफ ने तरद्दुद के साथ अब्बा से हादसे के बारे में पूछा। कार तो बहुत अच्छी थी, अब्बा ने तंजिया लहजे में कहा, बस जरा सा और खराब हो जाती तो सब कुछ ठीक होता। याद की एक झलक। जिंदगी के आखिरी बरसों में अब्बा बेहद अलील रहा करते थे। अब्बा पर बीमारी का हमला अचानक पहाड़ी इलाकों के एक दौरे के दरमियान हुआ, जहां उन्हें अपने हलके इंतखाब में लोगों से खिताब करना था। सोवियत यूनियन की आला सोवियत के लिए इलेक्शन होने वाला था और उन्हें उम्मीदवार नामजद किया गया था। वो जिला के सदर मुकाम तक तो कार से गए थे, लेकिन उन्हें पहाड़ी इलाके में अपना सफर घोड़े पर करना था। अब्बा को पुरसुकून और फरमाबरदार घोड़े पसंद थे। आमतौर पर वो बहुत आहिस्ता घोड़ा चलाया करते थे, बार बार घोड़े से उतर जाते और उसकी बाग पकड़कर चहलकदमी करने लगते। चहलकदमी से अब्बा को सबसे ज्यादा खुशी होती थी। मुकामी हुक्काम ने गैर मामूली तौर पर अब्बा का ख्याल किया। उन्होंने अपने होने वाले नुमाइंदे के लिए एक जवान और तेज रफ्तार घोड़े का अहतमाम किया था। जो कुछ हुआ उसका इल्जाम उनके सर नहीं, क्योंकि उन बेचारों ने तो बड़ी नेकनीयती के साथ अपने मुअज्ज़िज़ मेहमान के लिए इलाके के बेहतरीन घोड़े का अहतमाम किया था। और ये 72 साल बुजुर्ग भी अपने मेजबानों की दिलशिकनी नहीं करना चाहता था। चुनाचे उसने अपनी ज़ईफ़ी भुला दी और जवानों की तरह उछलकर उस घोड़े पर सवार हो गया। मोहम्मद शायर को चारों तरफ से नौजवान घुड़सवार घेरे हुए थे और यूं लग रहा था जैसे कोई इमाम अपने नायबों के साथ कहीं सफर कर रहा हो। जवां साल घुड़सवारों ने अपने अपने घोड़ों की बाग संभाली, एड़ लगाई और तेजी के साथ चाबुक लहराते मुख्तलिफ रास्तों से मुख्तलिफ देहातों की तरफ ये ऐलान करने चल दिए कि हमजा वहां आने वाले हैं। जोश खरोश की इस फिजा से अब्बा का घोड़ा भी मुतासिर हुए बगैर न रह सका और तेजी के साथ आगे बढ़ा और इस मजनूनाना दौड़ में शामिल हो गया। जीन पर बैठे ज़ईफ़ुल उम्र शायर को इस दौड़ ने झिझोड़ कर रख दिया। उनकी तबीयत बिगड़ने लगी और बिगड़ती ही चली गई, यहां तक कि वो घोड़े से नीचे आ रहे। मखाश किला वापस आए तो अब्बा बहुत बीमार थे और ये मर्ज उनकी जान ही लेकर टला। शायरी का भी यही हाल है, उन्होंने खांसते हुए कहा था। शायर को चाहिए कि वो अपने ही घोड़े पर सवारी करे, उसी घोड़े पर जिसका वो आदि है, और किसी गैर के घोड़े पर सवार न हो जिसको वो काबू में न रख सके। गैर का घोड़ा यकीनन कहीं जाकर उसे दगा देगा। अब्बा के बारे में गुफ्तगू करनी हो तो मैं बेतुकान बोल सकता हूँ, लेकिन अब मैं आपसे उनके एक दोस्त अबू तालिब का जिक्र करना चाहता हूँ जिनके साथ मैंने कल का पूरा दिन गुजारा है। अबू तालिब के साथ एक दिन मेरे लिए अपनी किसी नातमाम नज्म को जो किसी वजह से अधूरी रह गई हो पूरा करना मुश्किल तरीन काम होता है। पहाड़ी लोग कहते हैं कि मेंढक के दुम न होने की वजह यह है कि दुम लगाने का काम उसकी तख्लीक के वक्त अगले दिन के लिए मुलतवी कर दिया गया था। सुबह को मैंने ये फैसला किया कि वो लंबी नज्म जो मैंने 15 दिन पहले शुरू की थी आज पूरी कर डालूं। इसके लिए एक पूरा दिन दरकार था, इसलिए मैंने अपने बच्चों की खिलाई फरोसिया से कहा, अगर कोई मुझे पूछने आए तो कह देना कि मैं बाहर गया हूं, और अगर कोई जरूरी काम हो तो दिन के खाने के बाद ही घर पर मिल सकूंगा। ये कहकर मैंने जीने तय किए, अपने कमरे में आया और काम शुरू कर दिया। लेकिन सड़क का शोरगुल मुझ तक पहुंच रहा था। अभी ज्यादा देर नहीं गुजरी थी कि मैंने फाटक खुलने की आवाज सुनी, फिर फौरन ही घंटी बजी। मैं ये तो न सुन सका कि फरोसिया क्या कह रही है, मगर अबू तालिब की आवाज साफ सुनाई दे रही थी। मैं जिस कुर्सी पर बैठा था, अचानक वो यूं लगने लगी जैसे जलता हुआ तवा हो या कांटों भरा बिस्तर। कभी भी ऐसा नहीं हुआ कि अबू तालिब हमजा और अब रसूल के दरवाजे पर से इस तरह वापस लौटे हों। कभी ऐसा नहीं हुआ कि वो दरवाजे पर आए हों और घर में दाखिल हुए बगैर लौट गए हों। ये बात वहमो गुमान में भी नहीं आ सकती। लेकिन साथ ही साथ एक अजीब सूरत हाल पैदा हो गई थी। न तो मैं ये बर्दाश्त कर सकता था कि अबू तालिब मायूस लौटें, और न ही ये बात कुछ अच्छी लगती थी कि फरोसिया को झूठा साबित किया जाए जिसने मेरे हुक्म की तामील करते हुए अबू तालिब से कह दिया था कि मैं घर पर मौजूद नहीं हूं और सह पहर के बाद वापस आऊंगा। आखिर दिल ने दिमाग पर फतेह पा ली। मैंने खिड़की से सर बाहर निकाला और अब्बा के पुराने दोस्त से कहा, आइए अबू तालिब, मैं यहां हूं। अल्लाह तेरा शुक्र है, क्या हमजा के बेटे पर ऐसा वक्त आ सकता है कि वो अपने कर्जखाओं से छुपने लगे। अबू तालिब ने फौरन अपनी पापाख उतारी और फरोसिया को एक तरफ हटाते हुए अंदर आ गए। उन्होंने तिरछी निगाहों से फरोसिया को देखते हुए कहा, रसूल इस औरत को समझा दो कि जब अबू तालिब दरवाजे पर आता है तो ये अपने आप खुल जाता है, और रसूल हमेशा इससे मिलने के लिए घर पर मौजूद रहता है। हाँ, इसे ये भी बता दो कि अगर तुम न भी हो तो इस घर में हमेशा अबू तालिब के लिए खाने और पीने का सामान मौजूद रहता है, और अगर इसे रात गुजारनी हो तो इसका इंतजाम भी हो जाता है। इसमें फरोसिया की गलती नहीं, कसूर फातिमा का है। सुबह जब वो काम पर जा रही थी तो वो फरोसिया को ये हुक्म दे गई थी कि जो भी मुझसे मिलने आए उससे कह दे कि मैं घर पर नहीं हूं। मेरी बीवी मेरा बड़ा ख्याल रखती है। बीवी की मौजूदगी भी कितनी बड़ी चीज है, सारा कसूर उसके सर डाल दो और खुद सारे इल्जाम से बरी हो जाओ। फातिमा कभी भूल ही नहीं सकती कि आज जुमेरात है। अबू तालिब ने अपनी झबरी शराबोर पापा खिलाते हुए कहा। जुमेरात की ऐसी क्या खास खसूसियत है, मैंने पूछा। खसूसियत? ये मेरे गुसल का दिन है। क्या तुम ये नहीं जानते कि मैं हर जुमेरात को हमाम जाता हूं, और चूंकि ये जगह तुम्हारे यहां से इतनी करीब है इसलिए हर जुमेरात को इसका इम्कान रहता है कि मैं यहां आ जाऊं, कुछ देर बैठकर बातें करूं, तंबाकू पीऊं और सस्ताने के बाद अपने घर चल दूं। अबू तालिब, आपको हमाम जाने की क्या जरूरत है? आपके मकान में तो खुद गुसलखाना मौजूद है जिसमें गर्म पानी का नल लगा हुआ है। शावर और टब मेरे नजदीक काली रोटी जैसे हैं, और तुर्की तर्ज का गुसलखाना शादी की ज़ियाफ़त। मेरा एक बाग है और उस बाग से एक चश्मा गुजरता है जो हजार हा साल से इसी तरह पहाड़ों से बहता चला आ रहा है। मैंने उससे हर पेड़ की तरफ नालियां निकाल दी हैं और यूं हर पेड़ तक पानी पहुंच जाता है। क्या मैं घड़े और डोई के जरिए तमाम पेड़ों की आबियारी कर सकता था? हमाम मेरे नज़दीक पहाड़ से बहने वाला ये चश्मा है और तुम्हारा शावर और टब घड़ा और डोई। नहीं रसूल, ये खिलौने बच्चों के शायर नूरुद्दीन यूसुफोव के लिए ही रहने दो। मैंने सुना है कि वो किसी कठपुतली ड्रामे का मंजरनामा लिख रहा है। तुम अपना शावर और टब उसकी कठपुतलियों के हवाले कर दो। इस वक्त आप हमाम से लौट रहे हैं, गालिबन एक प्याली चाय पीने में आपको कोई एतराज ना होगा, मैंने अपने कमरे में पहुंचकर कहा। वल्लाह, चाय का ख्याल बुरा तो नहीं, लेकिन अगर शोरबा मिल जाए तो क्या कहना, और खुदा की कसम शराब तो और भी अच्छी रहेगी। मगर भाई, गुसल के बाद सबसे अच्छी चीज है थोड़ी सी खालिस वुदका। कुछ शोरबा तो है, मगर कल का है, अभी तो सुबह हुई है, आज के लिए शोरबा तैयार नहीं हो पाया है। अच्छा, तो शुरुआत बासी शोरबे से ही हो जाए, जब तक हम उसे खत्म करेंगे आज का शोरबा भी तैयार हो जाएगा। उधर फरोसिया मेज पर सामान लाने में मशगूल थी। इधर मैं अबू तालिब को शराब का जखीरा दिखाने लगा जो बैरूनी शराबों पर मुश्तमिल था। मैं मुख्तलिफ मुल्कों से रिम, ब्रांडी, जिन, विस्की, कालवादोस, एफसिनितनी शराब, वर्माउत, स्लीवदसी, नीज हंगरी की यूनिकेम وغیرہ کی رنگا رنگ بوتلیں ساتھ لایا تھا. برانڈی بھی طرح طرح کی تھی، مارٹینی، کامز، پلسک. ابو طالب، آپ کے لیے کون سی بوتل نکالی جائے؟ رسول، یہ ساری واہیات چیزیں میرے سامنے سے ہٹا لو. اگر واقعی تم میری خاطر کرنا چاہتے ہو تو مجھے معمولی قسم کی ودکا کا ایک گلاس دے دو. ودکا محض اس لیے اچھی نہیں رہے گی کہ ہم اس سے پوری طرح واقف ہیں، بلکہ اس لیے بھی کہ وہ بھی ہمیں اچھی طرح جانتی ہے. اب تک جو کچھ تم نے دکھایا، ہو سکتا ہے وہ ساری شرابیں اچھی ہوں، لیکن یہ ساری بوتلیں دور دراز ملکوں سے آئی ہیں، ایسی زبانیں بولتی ہیں جن سے میں واقف نہیں، اور میں جو زبان بولتا ہوں اس سے یہ بوتلیں نامانوس ہیں. اور یہی حال ہماری مختلف عادتوں اور کردار کا ہے، ہم ایک دوسرے کو قطعی نہیں جانتے. تمہاری یہ بوتلیں اجنبی مہمانوں کی طرح ہیں، جن سے اچھی طرح واقف ہونے کے لیے سب سے پہلے تو ایسی زبان چاہیے جو ہم دونوں کو آتی ہو، پھر کچھ اور قربت اور بے تکلفی چاہیے، تب جا کر کہیں ایک دوسرے کے ساتھ ارتباط قائم ہو سکتا ہے. مجھے شک ہے کہ ان بوتلوں کے ساتھ یہ رشتہ قائم ہو سکے گا. تم انہیں اپنے دوست ماسکو کے ادیبوں کے لیے محفوظ رکھو، ان لوگوں کے لیے چھوڑ دو جو گھر کے چولہے پر ماں کے ہاتھوں تیار ہونے والے کھانے کا مزہ بھول گئے ہوں. مشکل یہ تھی کہ میرے اس ذخیرے میں ودکا کی ایک بوتل بھی نہ تھی. میں نے کچھ ایسا ظاہر کیا جیسے میں فوراً بازار جا کر ودکا لانے کے لیے تیار ہوں، ساتھ ساتھ یہ امید بھی تھی کہ ابو طالب مجھے جانے نہیں دیں گے، کیونکہ بارش بھی ہو رہی تھی اور سرد ہوائیں بھی چل رہی تھیں. پھر گھر میں شراب کی بوتلیں بھری ہوئی تھیں، اور یقیناً یہ ایک بے تکی بات تھی کہ جب بہترین فرانسیسی برانڈی کی بوتلیں سامنے ہوں تو ودکا کی فرمائش کی جائے، اور ابو طالب نے مجھے روکنے کی کوشش بھی کی. رسول، کوئی بھی دیکھ سکتا ہے کہ بال پک جانے کے باوجود تم ابھی تک جوان ہو، کیا یہ ضروری ہے کہ تم خود جاؤ؟ کیا کوئی ایسا آدمی بازار نہیں بھیجا جا سکتا جو تم سے کم عمر ہو؟ ایسا کرو کہ باہر نکل کر پڑوسی کے لڑکے سے یہ درخواست کرو کہ وہ بازار جا کر ودکا لے آئے. مجھے کوئی جلدی نہیں ہے، میں اس کی واپسی تک انتظار کر سکتا ہوں. میں نے ابو طالب کی بات مان لی، پڑوسی لڑکے کو کچھ پیسے دیے، وہ دکان کی طرف روانہ ہو گیا. اس درمیان ابو طالب نے ادھر ادھر دیکھنا شروع کر دیا. مجھے تمہارے گھر میں پہاڑی علاقے سے آیا ہوا کوئی مہمان نظر نہیں آ رہا ہے، کیا یہاں کوئی ایسا آدمی نہیں ہے؟ نہیں، آج تو نہیں ہے. جب تمہارے والد اور میرے دوست حمزہ زندہ تھے تو یہاں ہمیشہ لوگ ٹھہرا کرتے تھے، مہمان بڑے اچھے ہوتے ہیں، ان کے پاس ہمیشہ تمباکو کا ذخیرہ موجود رہتا ہے. سگریٹ پینی ہو تو میں آپ کی خدمت میں لاتعداد سگریٹیں اور سگار پیش کر سکتا ہوں. میں نے دراز سے سگار کیس نکالتے ہوئے کہا، جس میں طرح طرح کے سگار اور سگریٹیں بھری ہوئی تھیں. تم اپنی یہ سفید نلکیاں اپنے پاس ہی رکھو، ماسکو میں لوگ ان کو پیتے ہوں گے، میرے لیے یہ بیکار ہیں. مجھے تو تم اپنا پہاڑی قسم کا تیز تمباکو دے دو، ورنہ مجھے اپنی تھیلی نکالنی پڑے گی. ابو طالب نے اندر کی کسی جیب سے ایک بڑی سی تھیلی نکالی، اسے کھولا اور اس کی تہ سے بچا کھچا تمباکو نکالا. پھر انہوں نے بڑی مہارت سے سگریٹ تیار کی اور لب لگا کر اس کو تر کیا. کہاں یہ سگریٹ اور کہاں وہ تمہاری صاف ستھری ننی منی نلکیاں، ہے کوئی مقابلہ ان کا؟ میری سگریٹ کی اپنی شخصیت ہے، روئے زمین پر یہ اپنا ثانی نہیں رکھتی، جبکہ تمہاری جیسی ہزارہ سگریٹیں مل جائیں گی. تم بتاؤ، ڈبیا سے بنی بنائی سگریٹ نکال کر پینے میں زیادہ مزہ ہے یا اپنے لیے اس جیسی شاندار سگریٹ تیار کرنے میں؟ میں تو سگریٹ پینے کا لطف اسی وقت سے لینا شروع کر دیتا ہوں جب وہ تیاری کے مراحل سے گزر رہی ہوتی ہے، اپنے آپ کو اس لطف سے محروم رکھنے سے کیا فائدہ؟ میں نے سوئٹزرلینڈ یا بیلجیم کا بنا لائٹر جلایا، لیکن ابو طالب نے میرا ہاتھ ہٹا دیا. انہوں نے اپنی جیب سے لوہے کا ایک ٹکڑا، چکماک اور سن کی ایک لڑی نکالی. سن کی لڑی کا ایک سرا چکماک پر رکھا اور لوہے کے ٹکڑے سے اس پر ضرب لگائی، چنگاری سی پیدا ہوئی اور سن کی لڑی نے آگ پکڑ لی. انہوں نے ہوا میں اسے ذرا دیر لہرایا، شولہ بھڑک اٹھا، जिससे अपनी सिगरेट जलाई और सन मेरी नाक के करीब लहराते हुए बोले, इसे सूंग, कैसी खुशबू आ रही है ना? और तुम्हारे लाइटर से कैसी बू आती है? कुछ देर के लिए अबू तालिब धुएं के बादल में डूब गए। फिर इस बादल से उभरते हुए बोले, रसूल, मुझे एक बात बताओ, तुम्हारे बाल इतनी जल्दी पक कैसे गए? मैं तो नहीं जानता, लेकिन मुझे अपने बुढ़ापे का सबब मालूम है, तो बताइए ना। मेरे बाल इसलिए पक गए कि मुझे हमेशा बहुत देर तक उन नौ उम्र लड़कों का इंतजार करना पड़ा है जिन्हें वुदका लाने के लिए बाजार भेजा गया था। रसूल, बात यह है कि बच्चे उस वक्त तक वालदैन के एहसासात नहीं समझ सकते जब तक वो खुद वालदैन नहीं बन जाते, और मेरी तरह के लोग तो ये तवक्को भी नहीं रखते कि उन्हें वो लोग समझ सकेंगे जो खुद शराब नहीं पीते। वुदका मंगानी हो तो बाजार किसी ऐसे आदमी को भेजो जो खुद भी शराब का मजा ले चुका हो, ऐसी सूरत में कभी ताखीर नहीं होगी। इस दौरान फरोसिया ने मेज पर खाने पीने की चीजें सजा दी थी और थोड़ी देर के बाद वुदका की एक बोतल भी मेज पर लाकर रख दी गई। आहा, अबू तालिब ने कहा, यह तो सुर्ख के पंचायती फार्म के उस सदर की तरह है जो अचानक पंचायती किसानों के दरमियान आ धमकता है। उन्होंने वुदका की बोतल उठा ली और उसे इस तरह प्यार करने लगे जैसे वो कोई मासूम बच्चा हो। हाय हाय, कितनी खूबसूरत बोतल है। मुझे यकीन है कि जो लड़का ये बोतल लाया है बड़ा होकर बहुत अच्छा इंसान निकलेगा। उसके बाद अबू तालिब ने उन जामों पर नजर डाली जो मेज पर करीने से रखे हुए थे। उन्होंने इस तरह मुंह बनाया जैसे कोई कड़वी चीज खा ली हो या दांत में दर्द होने लगा हो। उन्होंने अपने सामने रखा हुआ जाम उठा लिया, उसे उल्टा पलटा और फिर उसके अंदर झांकने लगे। मेरे ख्याल में उस वक्त उनका जी ये चाह रहा था कि इस छोटे से जाम में अपनी सिगरेट भर दें और यूं अपने उस जज्बे तहकीर का इजहार करें जो उनके दिल में मचल रहा था। मैंने शराब पीने का एक बड़ा सा सींग अबू तालिब के आगे बढ़ा दिया जो मुझे जॉर्जिया से तोहफे में मिला था। मोमर शायर ने खासी देर तक उसका जायजा लिया और फिर इन अल्फाज में अपना फैसला सुना दिया, ये सींग बहुत अच्छा है, लेकिन अगर इस पर चांदी की लैस न लगी होती तो इसकी खूबसूरती दो चंद हो जाती। इस सींग पर चांदी वैसे ही है जैसे किसी दूल्हा पर पटका हो, आखिर इसकी जरूरत भी क्या थी? क्या चांदी की वजह से वुदका का मजा बेहतर हो जाएगा या इसमें कुछ ज्यादा तेजी पैदा हो जाएगी? नहीं रसूल, ये नहीं चलेगा। मुझे तो तुम कोई मामूली सा गिलास ला दो, वैसा गिलास जैसा मैं जिंदगी भर इस्तेमाल करता रहा हूं। मुझे अंदाजा है कि इस तरह के गिलास में शराब के कितने घूंट होते हैं और कब शराब नोशी रोक देनी चाहिए और कब तक उसे जारी रखना चाहिए। मैंने अबू तालिब की यह ख्वाहिश भी पूरी कर दी। उन्होंने गिलास में शराब भरी, रोटी का एक छोटा सा टुकड़ा उसमें डाला, फिर दारगैन जुबान में बोले, दुरख्वाब। फिर उन्होंने शराब का गिलास खाली कर दिया और इत्मीनान का सांस लेकर बोले, शराब पीने के मानी क्या है? ये बताना तो यकीनन मुश्किल है, हो सकता है इस लफ्ज़ के मानी ही ना हो, लेकिन हर शख्स जानता है जब आप दुरख्वाब कहते हैं तो आपकी मुराद क्या होती है। गिलास खाली करने के बाद अबू तालिब ने उसे एक तरफ रखा, शोरबे की प्लेट अपने करीब खींची, गोश्त की बोटियां अलग की और उन्हें एक दूसरी तश्तरी में जमा कर दिया और रोटी के छोटे छोटे टुकड़े शोरबे में हल करने लगे। वो आहिस्ता आहिस्ता खा रहे थे। खाने का लुत्फ लेते हुए वो गर्म और खुशबूदार शोरबा चमचे में भरकर चटखारा लेते हुए हलक के नीचे उतार रहे थे। वक्तन फवक्तन वो उतने ही मजे में बोटी का एक छोटा सा टुकड़ा काटते और अपने मुंह में डाल लेते। मैं नहीं समझता कि अगर उन्होंने गोश्त खाने का कोई और तरीका अख्तियार किया होता या अपनी जेबी छुरी के अलावा कोई और छुरी इस्तेमाल की होती तो उन्हें इस वक्त जो मजा मिल रहा था उसका आधा मजा भी मिल पाता। गोश्त और शोरबा खत्म हो गया तो अबू तालिब ने मेज पर बिखरे हुए रोटी के तमाम टुकड़े जमा किए और उन्हें भी मुंह में भर लिया। फिर उन्होंने थोड़ी सी वुदका पी और अपनी मूछें साफ की। क्या अब आप चाय पीना पसंद करेंगे? खाने के बाद मैं जो चीज पीना पसंद करता हूं वो है मजीद तंबाकू। अच्छा रसूल, मुझे एक बात तो बताओ, अगर तुमसे पूछा जाए कि सिगरेट की वो कौन सी खसूसियत है जो उसे दूसरी चीजों से अलग करती है तो तुम क्या जवाब दोगे? मैं इसका जवाब नहीं दे सकता। बात यह है कि दूसरी चीजों को आप जितना खींचिए वो बढ़ती जाती है, जबकि सिगरेट हर कश पर घटती जाती है। उन्होंने अपने इस सीधे सादे मासूम लतीफे पर खुश होकर कहकहा लगाया। अबू तालिब, आप बहुत ज्यादा सिगरेट पीते हैं, क्या यह आपकी सेहत के लिए मुजिर नहीं? लोगों का कहना है कि खुद देवता भी पेट भर खाने के बाद सिगरेट पीते हैं। खैर, उन्होंने अपनी सिगरेट खत्म की और फिर अचानक पूछ बैठे, अदीबों की यूनियन के बोर्ड की अगली मीटिंग कब है? कल। क्या तुम्हें कुछ मालूम है कि अदीबों के इमदादी फंड के लिए जैनुद्दीन ने जो दरख्वास्त दी है वो कल जेरे गौर आएगी या नहीं? नहीं, मैं नहीं जानता, लेकिन इससे आपको क्या सरोकार? मैं तुम्हें एक सबक आमोज कहानी सुनाऊं। मैं लड़कपन में बछड़े चराता था। बछड़े बड़े सीधे थे, उन्होंने कभी मुझे परेशान नहीं किया। मैं मजे से सब्जी पर लेटा धूप सेकता रहता और करीब ही बछड़े चरा करते। हर शख्स मुतमईन और मसरूर था, मैं बछड़े और उनका मालिक। इतने में एक अजीब वाक्य पेश आया। एक बछड़ा जरा शरीर किस्म का था, अचानक वो एक ऐसे रास्ते पर चल निकला जो जई के एक खेत को जाता था। दूसरों ने भी उसकी पैरवी की और मेरी मुतमईन जिंदगी का वो आखिरी दिन साबित हुआ। अब मेरे लिए बछड़ों को जई के खेत से दूर रखना मुश्किल था। मैं अब उन्हें छोड़कर एक कदम भी आगे नहीं जा सकता था। अदबी फंड और हमारे शायरों के साथ भी कुछ ऐसा ही हुआ है। जब तक उन्होंने अदबी फंड की बात नहीं सुनी थी, वो सुकून की जिंदगी गुजारते थे और किताबें लिखा करते थे। मुझे नहीं मालूम कि इस सिलसिले में पहल किसने की, मगर अब ये मालूम है कि हर एक का रुख अदबी फंड की तरफ है। बिल्कुल मेरे बछड़ों की तरह, जो छूटते ही जई के खेत की तरफ दौड़ते थे। अब वो अदबी फंड के बारे में ज्यादा सोचते हैं, अपनी नज्मों के बारे में कम। सुबह होती है तो वो नज्म लिखने के बजाय ये दरख्वास्त लिखने बैठ जाते हैं कि उन्हें अदबी फंड से मदद दी जाए। और भाई, मैं भी एक ऐसी ही दरख्वास्त लिखना चाहता हूं। अबू तालिब, आप दरख्वास्त क्यों लिखेंगे, इसकी क्या जरूरत पड़ गई? तुम तो जानते ही हो कि मेरे जिस्म को कभी किसी डॉक्टर ने हाथ नहीं लगाया। अब मैं किसी सेहतगाह में कुछ दिन गुजारना चाहता हूं। अगर आपकी ये ख्वाहिश है तो समझ लीजिए कि सेहतगाह में आपकी जगह महफूज हो गई है और टिकट आपकी जेब में पहुंच चुका है। अलबत्ता मैं ये पूछना चाहता हूं कि क्या अदीबों की यूनियन के बजाय आपका दागिस्तान की आला सोवियत के पास दरख्वास्त भेजना ज्यादा बेहतर न रहेगा? क्योंकि बहरहाल आप आला सोवियत की मजलिस सदारत के रुकन हैं और हुकूमत की तरफ से कायम सेहत घर अदीबों के अपने सेहत घर के मुकाबले में ज्यादा बेहतर है। अबू तालिब ने सर हिलाया और जुबान से तत तत की आवाज निकाली। उनके मुंह से निकलने वाली ये आवाज मुख्तलिफ औकात में मुख्तलिफ जज्बात की तर्जुमानी करती है, कभी खुशी और कभी बेबसी और मायूसी की, कभी इस्तेजाब की और कभी नफी की, और उस वक्त तो ये आवाज इनकार ही की तर्जुमान थी। नहीं रसूल, पहली बात तो यह कि मैं आला सोवियत का रुकन 4 साल के लिए चुना गया हूं, जबकि अदीब में सारी जिंदगी रहा हूं। दूसरी बात यह कि कमजोरियां और खामियां तो दोनों ही तरह के सेहत घरों में होंगी। अब तुम ही बताओ कि तुम्हें और खापा लाइफ को तनकीद का निशाना बनाना आसान है या आला सोवियत को? ठीक है, आप दरख्वास्त मुझे दे दीजिए, कल ही फैसला हो जाएगा। मेरी दरख्वास्त तो मिर्जा लिखेंगे, क्योंकि मैंने जिंदगी में कभी कोई दरख्वास्त नहीं लिखी है। और तुम लोग टिकट वगैरह का सारा बंदोबस्त कर लेना। ये कहते हुए अबू तालिब उठ खड़े हुए, गोया जाने का इरादा रखते हूँ। अबू तालिब, आप कहाँ जा रहे हैं? मेरा इरादा यह है कि जरा इशाअत घर होता जाऊं। लोगों ने मुझे बताया है कि मेरी नई किताब छप गई है, मैं देखना ये चाहता हूं कि ये है क्या, बेटा या बेटी। आज शाम को टीचर्स कॉलेज में हमने अदीबों और तालिब इल्मों की बाहमी मुलाकात का एहतमाम किया है, अगर मौका हो तो आप भी आ जाइए। अच्छी बात है, मैं आऊंगा। क्या मैं अपना जोरना भी साथ लाऊं? अबू तालिब, आप जोरना बजाने वाले मौसीकार नहीं हैं, आप शायर हैं। اپنی شاعری کا کوئی مجموعہ اپنے ساتھ لائیے گا۔ اچھا تو پھر شام کو ملاقات ہوگی، یہ کہتے ہوئے ابو طالب رخصت ہوئے۔ عورتوں کے ٹیچرز کالج میں ادبی نشست 7 بجے شروع ہونے والی تھی۔ اس وقت تک داغستان کی متعدد قومیتوں سے تعلق رکھنے والے شاعر اسٹیج پر جمع ہو چکے تھے۔ میں نے چاروں طرف نظر ڈالی مگر ابو طالب کہیں نظر نہ آئے۔ اب ان کے بغیر ہی جلسے کی کارروائی شروع کرنی پڑی۔ یکے بعد دیگرے شعرا اپنی اپنی زبانوں میں اپنی نظمیں سناتے رہے۔ کسی نے لاک زبان میں شعر سنائے، کسی نے کومیک میں، کسی نے لزغین زبان میں، اور کسی نے آوار زبان میں۔ پھر ایسا ہوا کہ ایک نوجوان شاعر اپنی نظم سنا رہا تھا کہ درمیان میں ہی حال فلک شگاف تالیوں سے گونج اٹھا۔ ابو طالب غفوروف حال میں داخل ہو چکے تھے اور لڑکیاں پرجوش تالیوں سے ان کا استقبال کر رہی تھیں۔ مزید 2 شعرا کے بعد میں نے ابو طالب کو اشارہ کیا کہ اب ان کی باری آنے والی ہے، وہ تیار ہو جائیں۔ اب وہ ذرا سنجیدگی کے ساتھ بیٹھ گئے، گویا تصویر کھچوانے جا رہے ہوں، اور اپنی مونچھیں ایٹھنے لگے۔ ان کے انداز سے ایسا لگ رہا تھا جیسے وہ کہہ رہے ہوں، لو دیکھو میں تیار ہو رہا ہوں۔ ابو طالب نے لڑکیوں سے کبھی روسی زبان میں، کبھی آوار زبان میں، اور کبھی لاک زبان میں گفتگو کی، کیونکہ وہ داغستان میں بولی جانے والی ساری ہی زبانوں میں شدھ بدھ رکھتے ہیں۔ پھر انہوں نے لاک زبان میں 2 نظمیں سنائی۔ اپنے پروگرام کا وہ حصہ جسے ادبی کہا جا سکتا ہے انہوں نے اس طرح پیش کیا جیسے بہت جلدی میں ہوں، یا اصل تخلیق کی پیشکش سے پہلے کوئی دیباچہ یا تمہید سنا رہا ہو۔ چنانچہ نظموں کے خاتمے پر جب تالیوں سے حال گونجنے لگا تو انہوں نے رک جانے کا اشارہ کیا اور پھر حاضرین سے پوچھا، کیا آپ لوگ پسند کریں گے کہ میں زورنا پر کوئی دھن بجاؤں؟ ضرور ضرور، لڑکیوں نے شور مچایا۔ وہ اٹھے اور اپنا زورنا اور بانسری اسٹیج کے پیچھے سے اٹھا لائے اور بڑے سکون کے ساتھ یکے بعد دیگرے ساز سر پیدا کرنے لگے۔ ہر شخص سمجھ گیا کہ وہ سازوں کو آزما رہے ہیں، اپنی آواز ٹھیک کر رہے ہیں۔ پھر جب انہیں اس کا یقین آ گیا کہ سارے ساز پوری طرح درست ہیں تو ابو طالب نے ہاتھ بڑھا کر میز سے پانی کا گلاس اٹھایا اور اپنے زورنا میں پانی بھر دیا۔ خود پانی پینے سے پہلے گھوڑے کو پانی پلا دو، پہاڑی علاقوں کے باشندوں کی کہاوت ہے۔ اسی طرح پہاڑی زورنا بجانے والے کہتے ہیں کہ خود پانی پینے سے پہلے اپنے زورنا کی پیاس بجھا دو۔ پھر ابو طالب نے زورنا بجانا شروع کیا۔ وہ کبھی زورنا ایک طرف موڑتے تو کبھی دوسری طرف۔ حال بھر لڑکیوں کے سامنے ابو طالب نے اپنی مہارت کی پوری آب و تاب پیش کی۔ یوں لگ رہا تھا جیسے اس رات ابو طالب کے زورنا کی گونج پورے مخاج قلعہ میں ہو رہی ہو۔ زورنا بجانے کے بعد وہ شہنشین پر اپنی جگہ آ بیٹھے اور بڑی سادگی کے ساتھ مجھ سے پوچھنے لگے، کیا میں نے زورنا اچھی طرح نہیں بجایا؟ بہت اچھی طرح۔ پھر تمہاری تالیوں میں سرد مہری سی کیوں تھی؟ آؤ دوبارہ تالیاں بجاؤ۔ ان کی اس بات پر حال میں قہقہوں کا طوفان اٹھ کھڑا ہوا۔ بات بھی یہی تھی کہ اسٹیج سیکرٹری کے فرائض ادا کرنے کی وجہ سے مجھے یہ کچھ زیادہ اچھا نہیں لگا تھا کہ ابو طالب جیسا اچھا شاعر زورنا بجانے والے کے روپ میں سامنے آئے۔ یہ تو ایسا ہی تھا جیسے روسی شاعر ایسی نین اپنی نظمیں سنانے کے بجائے اسٹیج پر آ کر ناچنے لگے۔ میں یہ نہیں کہتا کہ ایسی نین کو ناچنا نہیں آتا تھا، لیکن ہر بات کا ایک مقام اور محل ہوتا ہے۔ میں سمجھتا ہوں کہ میرے اسی احساس نے میرے چہرے پر ایک ناگوار تاثر پیدا کر دیا تھا اور اسی لیے میری تالیوں میں رسمی انداز پیدا ہو گیا تھا، جس کی وجہ سے ابو طالب نے مجھے وہ پھٹکار سنائی جو حاضرین کے لیے قہقہوں کا باعث بن گئی۔ لڑکیوں کے گھیرے میں ہم نے چوڑے زینے طے کیے اور نیچے آ کر اس کمرے میں چلے گئے جہاں ہمارا سامان رکھا ہوا تھا۔ میں نے اپنا کوٹ پہنا اور آئینے کے سامنے کھڑے ہو کر کوٹ کی شکنیں درست کی۔ ان دنوں کوٹوں میں اونچے چوڑے اور ایسے کاندھے بنانے کا رواج تھا جس کے اندر روئی کے موٹے ٹکڑے استر کے طور پر لگائے جاتے تھے۔ میرا کوٹ उस मियार पर पूरा उतरता था। अबू तालिब ने मुझे देखा और सर हिलाया। हम लोग अपने शाने सेहत बख्श और चर्बदार गजाओं के जरिए दुम्बे की चर्बदार दुम का गोश्त खाकर चौड़े किया करते थे, लेकिन अब रुई भरकर उन्हें चौड़ा बनाया जाता है। हम अपने गीत कम्स की धुन के साथ गाया करते थे और अब हम कागज के सफ़े पर लिखकर अपनी नज़में सुनाते हैं। दुनिया में ज़बरदस्त तब्दीलियां आ गई हैं और मैं नहीं कह सकता कि मुझे ये तब्दीलियां पसंद हैं। अच्छा अबू तालिब, ये बताइए कि आपको इतनी देर क्यों हो गई? मैं कपड़े पहन चुका था और घर से निकलने ही वाला था कि आवाज़ थिएटर का एक अदाकार भागता हुआ मेरे पास पहुंचा। आवाज़ थिएटर से आपका क्या ताल्लुक? भाई, बात यह है कि ड्रामे में शादी का एक सीन था और आजकल शादी के सीन के बगैर तो कोई ड्रामा मुकम्मल ही नहीं समझा जाता, और जोरना बजाने वाले अदाकार साहब बीमार पड़ गए। भला ऐसी भी कोई शादी हो सकती है जिसमें जोरना ना बजे? चुनाचे वो लोग मेरे पास आए कि मैं ही खाना पूरी कर दूं। जोरना को सिर्फ 10 मिनट बजना था, फिर भी कुछ वक्त थिएटर पहुंचने में लगा, फिर हमें शादी के सीन का इंतज़ार करना पड़ा। मैंने उनके सामने जोरना पर 2 गाने गाए जिन्हें हाजरी ने इस कदर पसंद किया कि वो ड्रामे को भूल गए। उनकी सारी तवज्जो का मरकज मैं बन गया। अगर मैं रात भर जोरना बजाता रहता तो लोग इसी तरह बैठे सुना करते। अगर मैं अबू तालिब गफूरोफ होता, मशहूर शायर और अपनी जमहूरिया की आला सोवियत की मजलिस सदारत का रुकन, तो मैं जोरना बजाने वाले की हैसियत से कभी स्टेज पर ना आता। अबू तालिब को अच्छी तरह मालूम है कि उसे क्या करना चाहिए और क्या ना करना चाहिए। अच्छा ये बताइए कि आप इशाद घर गए थे, आपकी किताब का क्या रहा? खुदा का शुक्र है कि किताब छप गई है। खुदा का ये भी शुक्र है कि मुझे एक मामूली सी रकम भी मिल गई जिससे मैंने अपने कर्जे अदा करके खुदा का शुक्र अदा किया और एक काज भी खरीद ली। क्या आप इस खुशी में कोई छोटी मोटी मागारिश यानी पार्टी का एहतमाम करने जा रहे हैं? किस लिए? एडिटर, मुसव्विर और महासिब के लिए, उन तमाम लोगों के लिए जो आपकी किताब की इशात में शरीक रहे। एडिटर को दावत? अबू तालिब गुस्से में जामे से बाहर हो गए। उसके लिए मागारीच नहीं, मोगोरोज का एहतमाम होना चाहिए। आवार जुबान में मोगोरोज के मानी है मार मार के भुरकस निकाल देना। अबू तालिब ने अपने फिक्रे की तराश खराश पर कहकहा लगाया और अपनी बात जारी रखते हुए कहा, सुनो रसूल, लोग कहते हैं कि अगर किसी दागिस्तानी ने अपने बच्चे के खतने की इजाजत दी तो उसे मुलाजमत से बरतरफ किया जा सकता है, और यही नहीं पार्टी की रुकनियत से भी निकाला जा सकता है। आखिर ये लोग उन मुदीरों के साथ यही बर्ताव क्यों नहीं करते जो मेरी नज़मों में काट छाट करते हैं और उनकी सूरत मस्ख कर देते हैं? किताब की इदारत का तरीका देखकर ही बता सकता हूँ कि जिन साहब ने इसकी इदारत के फ़राइज़ अंजाम दिए हैं वो किस गांव के रहने वाले हैं। लाख कौम के हर गांव की बोली अलग है, और मुदीर इस बात की कोशिश करता है कि मेरी नज़मों का तर्जुमा उस बोली में करे जो उसके गांव में राइज है। ये कहकर अबू तालिब कुछ खामोश हो गए, फिर उन्होंने मुस्कुराहट के साथ अपनी बात शुरू की। अलबत्ता वो औरत जो मुआहदों पर दस्तखत लेती है बड़ी अच्छी है। ओह कितनी अच्छी! वो वाहिद शख्सियत थी जिसका मैंने शुक्रिया अदा किया। आपने शुक्रिया के अलावा भी कुछ कहा? क्या आपने अपनी अकीदत के इजहार के लिए कोई तोहफा भी उसे पेश किया? मैंने उससे कहा कि अगर तुम्हारे यहाँ कोई बर्तन घिस गया हो, उसमें छेद हो गया हो या दाग धब्बे पड़ गए हों तो मुझे दे दो, मैं उसे ठीक करने में खुशी महसूस करूँगा। तुम्हारे पुराने बर्तन को बिल्कुल नया कर दूँगा। मुझे उनकी ये बात और भी ज़्यादा बुरी लगी। आवार थिएटर में जोरना बजाने वाले के रूप में उनकी अदाकारी से भी ज़्यादा बुरी। इस दरमियान मुझे एक चार दीवारी के पास तांबे के टुकड़ों का एक अंबार सा दिखाई दे गया। मैंने उस मोमर बुजुर्ग पर तंस के तीर चलाए। पुराने ज़माने में जब आप बर्तनों की मरम्मत किया करते, तांबे के टुकड़ों का ये अंबार नज़र आ जाता तो आपने उसे कभी न छोड़ा होता, है ना दुरुस्त बात? आप इसे फौरन थैले में लेकर घर चल दिए होते। नहीं, मुझे इसका मौका ही न मिल पाता, उन्होंने बड़ी खुश मिजाजी के साथ जवाब दिया, मुझसे पहले ही कोई और इसे लेकर चंपत हो चुका होता। रास्ते में हमारी मुलाकात एक और साहब से हुई, वो भी हमारी तरह रात के सन्नाटे में पैदल ही कहीं जा रहे थे। अबू तालिब ने उन्हें किसी पसोपेश के बगैर रोका, उनसे थोड़ा सा तंबाकू मांगा और फिर माचिस लेकर सिगरेट पीने लगे। मुझे अबू तालिब की ये सारी हरकतें पसंद ना आईं। दागिस्तान का अवामी शायर, एक ऐसा आदमी जिसे उसकी जमहूरिया का बच्चा बच्चा जानता है, हुकूमत का रुकन है, और हरकतें ये हैं कि कभी किसी थिएटर में जोरना बजाने वाले के रूप में स्टेज पर आता है, कभी बर्तनों की मरम्मत करने वाले की हैसियत से हमारे इशाअत घर की सेक्रेटरी को अपनी खिदमात पेश कर रहा है, तो कभी मखास किला में रात गए सड़क पर चलते एक राहगीर को रोककर उससे तंबाकू मांग रहा है। लेकिन इस मोमर बुजुर्ग से ये कहने की हिम्मत न पड़ी। मैं सोचने लगा कहीं वो नाराज न हो जाए। मैंने अपने दिल का बुखार दूसरी तरह निकाला। अबू तालिब, अब आप बूढ़े हो चुके हैं, क्या आपकी सेहत के लिए ये बेहतर न होगा कि आप सिगरेट छोड़ दें? शुरुआत तो अच्छी है, आज सिगरेट पीनी छोड़ दो, कल हुक्म होगा कि बर्तनों की मरम्मत तर्क कर दो, परसों कहा जाएगा कि जोर ना बजाना छोड़ दो, और आखिरकार मुझे शायरी भी तर्क करनी पड़ेगी। मेरी नज़में खुद मुझे छोड़ देंगी, वो मुझे इस अबू तालिब के तौर पर जानती हैं जो बर्तनों की मरम्मत करता है, सिगरेट पीता है और जोर ना बजाता है, और उसी अबू तालिब से मोहब्बत करती हैं। किसी और अबू तालिब से उन्हें क्या गरज। मैं अबू तालिब गफूरोफ हूँ, रसूल हमजा तोफ नहीं, जो न सिगरेट पीना पसंद करता है न ही बर्तन ठीक कर सकता है। बस वो इतना जानता है कि अदीबों की यूनियन का काम किस तरह चलाया जाए। हाँ, न मैं यूसुफ खपालाइफ हूँ, न नूरुद्दीन यूसुफोफ, न मैक्सिम गोर्की और न ही रुशंच को। ये वो जमाना था जब रुशंच को निशाने मलामत बना हुआ था, चुनाचे अबू तालिब को भी ये नाम याद रह गया था। अरने भैंसे पहाड़ों के अलावा कहाँ छुप सकते हैं, पहाड़ से उतरने वाले चश्मे घाटी के अलावा कहाँ बह सकते हैं। अगर तुम किसी और की टोपी मेरे सर पर न रखो तो मैं तुम्हारा मशकूर होऊंगा। और हाँ, बराए मेहरबानी मेरे माजी का मजाक उड़ाने की कोशिश न करो। हाँ, मैं जोरना भी बजाया करता था, चरवाहा भी था और बर्तनों की मरम्मत का काम भी किया करता था, तो क्या मैं अपने माजी पर शर्मिंदा हूँ? मेरा माजी मेरे यानी अबू तालिब के वजूद का एक हिस्सा है। रसूल, मेरी बात गौर से सुनो और गिरह में बांध लो। अगर तुम माजी को पिस्तौल का निशाना बनाओगे तो मुस्तकबिल तुम्हें तोप का निशाना बनाएगा। मैंने कई बीवियों को तलाक दी है और मेरी कई बीवियों ने मुझे छोड़ा है, लेकिन जिस काम को मैं अंजाम देना जानता हूं, न वो मुझे छोड़ सकता है और न मैं उसे। हाँ, बुजुर्ग शायर और अब्बा के दोस्त अबू तालिब इसी तरह के आदमी थे। उनकी फितरत की तामीर इसी नहज पर हुई थी और उन्हें इसी तरह कबूल किया जाना चाहिए। अगर वो जरा भी मुख्तलिफ होते तो न तो वो अबू तालिब होते और न शायर। और अब मैं आपको एक और कहानी सुनाना चाहता हूँ जो अबू तालिब ही से मुतालिक है। यह है अबू तालिब के नए मकान की कहानी। अबू तालिब का नया मकान। मैं उसी जमाने में दागिस्तानी अदीबों की यूनियन के बोर्ड का नया नया सदर चुना गया था। यह एक ऐसा ओहदा है जिसमें मराहत तो बहुत होती हैं लेकिन जिम्मेदारियां बहुत कम। अगर मैं अपनी मसरूफियत का कोई पहलू न निकालूं तो बड़े मज़े में पहले ही की तरह इत्मीनान और सुकून के साथ नज़में लिख सकता हूं, लेकिन उस वक्त तक मेरी तबीयत में जोश व खरोश का मादा था और मैं मसरूफियतें तलाश करता था। चुनाचे मैंने इस ओहदे से मुतालिक सारी जिम्मेदारियां संभाल ली। मेरा ख्याल ये है कि अगर किसी मकान की पायदारी और उस्तवारी का अंदाज़ा लगाना हो तो सबसे पहले शहतीरों, कोने पर लगे सुतूनों और उन तमाम चीज़ों का जायज़ा लेना चाहिए जो सहारे का काम देती हैं। मैंने भी इसी जज्बे के तहत इधर उधर नज़र डाली और महसूस किया کہ داغستانی ادیبوں کی یونین کے ستون کی حیثیت ان چار عوامی شاعروں کو حاصل ہے جو داغستان کی چار قومیتوں کی نمائندگی کرتے ہیں. یہ ہیں لزغین شاعر خربوق کے طاہر، کومیل شاعر علی قاضیف، آوار شاعر زاہد خواجیف اور لاکھ شاعر ابو طالب غفوروف. اس فیصلے کے بعد میں نے ایک منصوبہ تیار کیا. میں نے سوچا کہ اگر ان چار معمر شاعروں کی ملاقات داغستانی حکومت کے کسی رکن سے کرائی جائے تو بڑا اچھا رہے گا. یہ شعرا حکومت کو اپنی ضروریات سے آگاہ کر سکیں گے اور حکومت انہیں اپنی خواہشوں اور توقعات سے باخبر کر سکیں گی. چنانچہ ہمارے خطے کی پارٹی کمیٹی کے سیکرٹری عبد الرحمن دانیلوف کے ساتھ بات چیت کا اہتمام ہوا. گفتگو چائے کی میز پر غیر رسمی ماحول میں ہوئی جس میں ہر ایک نے بڑی صاف گوئی سے کام لیا. شعرا اس ملاقات سے بڑے خوش ہوئے اور انہوں نے متفقہ طور پر ادیبوں کی یونین کے نئے صدر رسول حمزہ توف پر تحسین و ستائش کے پھول برسائے. ادھر کامریڈ دانیلوف بھی، جنہیں عوامی شاعروں سے مل کر بڑا مزہ آ رہا تھا، دل ہی دل میں رسول کی دور اندیشی کے معترف تھے اور میں پوری گفتگو کے دوران یوں بیٹھا رہا گویا ان باتوں کا مجھ سے کوئی تعلق ہی نہ ہو. بات چیت کے دوران داغستان، وہاں کی زندگی اور شاعری کا بھی ذکر آیا. ملاقات ختم ہونے کو آئی تو پارٹی سیکرٹری نے ہر شاعر سے یہ دریافت کیا کہ اگر انہیں کسی چیز کی ضرورت ہو تو وہ بتائیں. سب سے پہلے خربوق کے طاہر نے بات شروع کی. کامریڈ دانیلوف، مجھے بے حد تشویش ہے. جب زوروں کی سردی پڑتی ہے تو ہماری چراگاہوں میں بھیڑیں اس کی نظر ہو جاتی ہیں. کیا ایسا نہیں ہو سکتا کہ گرمیوں میں لوگوں کی ایک بھاری جمعیت بھیجی جائے جو چارے کا اتنا بڑا ذخیرہ جمع کر سکے کہ جاڑے بھر بھیڑوں کو خوراک کی قلت نہ ہو؟ کامریڈ دانیلوف نے بزرگ شاعر کے خیالات اپنی ڈائری میں نوٹ کر لیے اور پھر دریافت کیا، کوئی اور بات؟ کیا آپ خریوگ گاؤں کے پنچایتی فارم کے لیے ایک گاڑی فراہم کر سکتے ہیں؟ اس کے بعد علی قاضیف کی باری آئی. انہوں نے اپنا منہ کھولا اور سیکرٹری کے ساتھ ہم سب کو اپنے کرم خوردہ اور گرتے ہوئے دانت دکھائے. کیا ایسا نہیں ہو سکتا کہ مجھے نئے دانت مل جائیں؟ کیونکہ ان دانتوں سے میں کوئی چیز چبا نہیں سکتا. پھر ایک پوپلے آدمی کے لیے گانا بھی بڑا مشکل کام ہے. جب میں نظم پڑھنے کھڑا ہوتا ہوں تو سی سی کی آواز ہی نکل پاتی ہے. قاضیف نے اسی وقت اپنے پوپلے منہ سے نظم سنانے میں پیش آنے والی قباحت کا عملی مظاہرہ بھی کر دیا. انہوں نے اس موقع کے لیے ایک منظوم درخواست کا انتخاب کیا جو انہوں نے خاصا دیورت کی شہری انتظامیہ کمیٹی کے صدر کے نام بھیجی تھی اور جس میں بڑے درد بھرے انداز میں بزرگ شاعر نے یہ درخواست کی تھی کہ گھر کو گرم رکھنے کے لیے اسے کچھ کوئلہ فراہم کیا جائے. تو کیا ہوا، کوئلے کا انتظام ہو گیا؟ دانیلوف نے سوال کیا. جی نہیں، گزشتہ سال سے آج تک اس پر غور ہی ہو رہا ہے. سیکرٹری نے ایک بار پھر اپنی ڈائری میں کچھ اندراجات کیے. اس بیچ ہم زاہد خواجیف کے بولنے کا انتظار کرتے رہے. ان دنوں نئے گلوکار گانے کے بجائے چیختے چلاتے اور ادھم مچاتے ہیں اور اپنی ان حرکتوں کی بدولت خوبصورت عوامی گیتوں کا ستیاناش کر دیتے ہیں. نئے گانے ایسے ہیں کہ گلوکار چاہیں یا نہ چاہیں چیخے چلائے بنا کام نہیں چلتا. ہمیں اس صورتحال کی روک تھام کرنی چاہیے. ریڈیو پر زیادہ تر گانے محبت کے بارے میں نشر کیے جاتے ہیں اور بعض گانوں میں تو پرانے قصوں کہانیوں کی حوروں کے گن تک گائے جاتے ہیں. کامریڈ دانیلوف، آپ گلوکاروں سے کہہ دیجئے کہ حوروں کے گن گانے کے بجائے کھیتوں اور فارموں میں کام کرنے والے محنتی ہیروں کی ستائش و تحسین کو اپنا موضوع بنائیں. اپنی بات ختم کرنے کے بعد خواجیف نے مجھ سے سرگوشی کی. ایک بات اور ہے، مجھے خبر ملی ہے کہ کل شاہ تمانوف اور سلیانوف ایک ریستوراں میں شراب پی رہے تھے. ادیبوں کو شراب پینے کی اجازت نہیں ہونی چاہیے. یہ ایک ایسی بات ہے جس پر میں تم سے خاص طور پر گفتگو کرنا چاہتا ہوں. اور اب ابو طالب کی باری تھی. عزیز عبد الرحمن، ابو طالب نے اول سیکرٹری کو مخاطب کیا، میری نئی بیوی کے بطن سے ایک بیٹے نے جنم لیا ہے۔ کیا نئی بیوی؟ میں نے آپ کی بات ٹھیک ٹھیک سنی ہے نا؟ جی ہاں، میں کئی بیویاں کر چکا ہوں اور اس میں میرا قصور بھی کیا ہے۔ بات یہ ہے کہ اخبارات میں میری تصویریں شائع ہوتی ہیں، ریڈیو پر میرا ذکر ہوتا ہے، مجھے داغستان کا عوامی شاعر کہا جاتا ہے اور ساری دنیا یہ سب کچھ سنتی ہے۔ میں پارلیمنٹ کا ممبر ہوں، مجھے بہت سارے سرکاری اعزاز مل چکے ہیں۔ سادہ لو عورتوں کے لیے چارہ بہت کافی ہے، وہ اپنی حماقت میں یہ سمجھ بیٹھتی ہیں کہ جو آدمی اتنا مشہور ہو اس کے پاس یقیناً ایک محل ہوگا، اس کے صندوق بیش قیمت چیزوں سے مالا مال ہوں گے اور روپے کی گڈیوں سے اس کی تجوریاں بھری ہوں گی۔ یہ سوچ کر وہ مجھ سے شادی کر لیتی ہیں، اور یہاں ان کا سابقہ غریب ابو طالب سے پڑتا ہے جس کا مکان کال کوٹھری جیسا ہے۔ انہیں یہ بات پسند نہیں آتی اور اس لیے مجھے چھوڑ کر چلی جاتی ہیں۔ نتیجہ یہ ہے کہ کئی شادیاں کر چکا ہوں اور ہر بار یہی ہوتا رہا ہے۔ اور پیارے عبد الرحمان، حقیقت بھی یہی ہے کہ میں رہتا ہوں تہخانے کی کال کوٹھری میں، جبکہ میرے گیت بلبل کی نغمہ سنجیوں کی طرح آسمان کی وسعتوں میں گونجتے ہیں۔ ہاں، میں اپنے اسی گھٹیا سے تہخانے میں بیٹھ کر الوہی نغموں کو جنم دیتا ہوں، لیکن بیویاں تو یہ نہیں سمجھتی۔ چنانچہ اب میری نئی بیوی بھی، جس نے مجھے ایک بیٹے کا باپ بنایا ہے، مجھے چھوڑ دینے کی دھمکی دے رہی ہے۔ اس کا کہنا ہے کہ اگر میرے لیے نئے فلیٹ کا انتظام جلد از جلد نہ ہوا تو نہ صرف یہ کہ وہ مجھے چھوڑ دے گی بلکہ میرے بیٹے کو بھی اپنے ساتھ لے جائے گی۔ عبد الرحمان، ابھی اس نے مجھے چھوڑا نہیں ہے، اور اگر اس نے مجھے چھوڑ دیا تو میں یہ صدمہ برداشت نہ کر پاؤں گا۔ براہ کرم میرے چھوٹے سے خاندان کو تباہی سے بچا لو اور مجھے کوئی ایسی جگہ دے دو جہاں میں چولہا جلا سکوں اور کھانا پکا سکوں۔ میری عمر 70 سے اوپر ہو چکی ہے، میں ڈوبتا ہوا آفتاب ہوں، چڑھتا ہوا سورج نہیں۔ میں تم سے وعدہ کرتا ہوں کہ مجھے مکان مل گیا تو میں تمہاری دعوت کروں گا۔ ایک ہفتہ بھی نہ گزرا تھا کہ ابو طالب کو ان کے نئے مکان کی کنجی پکڑا دی گئی، اور یوں وہ اپنی کال کوٹھری سے رخصت ہو کر شاہراہ پشکن کے ایک نئے مکان کی تیسری منزل پر 3 کمروں والے فلیٹ میں آ گئے۔ ایک دن سڑک پر ابو طالب مجھے نظر آئے، انہوں نے بھی مجھے دیکھ لیا تھا، مگر میری طرف بڑھنے کے بجائے وہ لوہے کے ٹکڑوں کے انبار میں کچھ تلاش کرنے لگے۔ آداب عرض ہے، کہیے ابو طالب، نئے مکان میں زندگی کیسی گزر رہی ہے؟ پسند آیا یہ فلیٹ آپ کو؟ پچھلے کئی دنوں سے میں کسی ایسی گھنٹی کی تلاش میں تھا جسے لا کر گھر کے قریب لٹکا کر بجاتا اور یہ خبر دیتا کہ صدا گاؤں کے حمزہ کا بیٹا اب مجھ سے ملنے میرے گھر آ سکتا ہے۔ اس دوران 3 بار میں نے سمندر کی جانب کھلنے والی کھڑکیاں کھول کر اس امید میں زورنا کی دھنیں چھیڑی کہ شاید وہ میری آواز سن لے اور اس پر لبیک کہے۔ اب مجھے معلوم ہوتا ہے کہ اس غرض کے لیے مجھے کوئی بڑا سا گھنٹہ لانا پڑے گا۔ میں نے اسی امید میں گھنٹے کی تلاش جاری رکھی ہے۔ ہم فوراً ہی ابو طالب کے نئے گھر کی طرف چل پڑے۔ گھر میں داخل ہوئے تو ہمیں ننگی دیواروں کے سوا کچھ نظر نہ آیا۔ کمروں کے فرش پر ابو طالب کا سارا اثاثہ بکھرا ہوا تھا۔ یہ وہ سارا سامان تھا جو ابو طالب اپنی کال کوٹری سے ساتھ لائے تھے، ان کا پرانا زورنا، کمز، دھکنیاں۔ خدا جانے اس نئے مکان میں ان کی کیا ضرورت تھی۔ تیل کے چولہے، ڈول، مٹی کی سرائیاں اور گھڑے، جوتے اور بھیڑ کی کھال والا ایک کوٹ، سب چیزیں پورے فلیٹ میں بکھری ہوئی تھی۔ جب بوڑھے لوگ پہاڑی علاقوں سے اپنے پرانے تھیلے لیے کسی کام سے شہر آتے ہیں تو ان کے میزبان ابو طالب ان کے خالی تھیلے اپنے ہاتھوں میں لے کر کہا کرتے تھے، کمبخت تھیلا تو خالی ہے، اگر تو کسی بھاری چیز سے، مثلاً میمنے وغیرہ سے بھرا ہوتا تو میرے مہمان کا کام جلد از جلد ہو جاتا۔ میرے دوست کو کتنی بار چاخ پہاڑی پار کرنے کی زحمت برداشت کرنی پڑتی ہے، اور محض اس لیے کہ تو خالی ہوتا ہے۔ اور ابو طالب اپنے خالی تھیلے پر غصہ اتار رہے تھے اور ان کی نگاہیں کمرے میں چاروں طرف کسی ایسی چیز کو تلاش کر رہی تھی جس پر مجھے بٹھا سکیں۔ جب انہیں ایسی کوئی چیز نہ ملی تو انہوں نے ایک بڑی سی چھری میرے ہاتھوں میں تھمائی اور کھڑکی کھول کر صحن میں بنے ایک دربے کی طرف اشارہ کرتے ہوئے کہا، اس دربے میں قاز ہے، جاؤ اسے ذبح کرو، اس وقت ہم اسی کو کھائیں گے۔ میں نے دربے کا دروازہ کھولا اور تھوڑی سی جدوجہد کے بعد قاز پکڑ لی۔ قاز میرے ہاتھوں میں بری طرح تڑپ رہی تھی لیکن میں نے اپنا کام شروع کر دیا۔ اوپر سے ابو طالب نے چیخ کر کہا، کہیں قاز کی گردن پر اس طرح بھی چھری پھیری جاتی ہے، اس کا رخ دوسری جانب کرو، تمہیں نہیں معلوم مکہ کدھر ہے؟ بہرحال میں نے اپنے اس کام کو بڑی خوبی کے ساتھ انجام دے لیا، اتنی خوبی کے ساتھ کہ ابو طالب کو بھی تعریف پر مجبور ہونا پڑا۔ ابو طالب نے، جیسا کہ ہمارے اطراف میں کہا جاتا ہے، پتیلے پر زین کسی اور کافی دیر تک تیار ہونے والے کھانے کی دیکھ بھال میں مشغول رہے۔ میں اس درمیان فلیٹ کا جائزہ لیتا رہا۔ اگرچہ معمر شاعر اپنا تہخانہ چھوڑ کر نئے مکان میں آ گیا تھا، مگر وہ پرانے برتن سے لے کر اپنی پرانی عادتوں تک تہخانے کی پوری زندگی ساتھ لے آیا تھا۔ پورے مکان میں نہ ایک کرسی نظر آئی، نہ کوئی میز، نہ کوئی الماری، نہ ہی کوئی پلنگ، فرنیچر نام کی کسی چیز کا وہاں کوئی وجود ہی نہ تھا۔ ابو طالب، آپ کہاں بیٹھ کر نظمیں لکھتے ہیں؟ میں نے پوچھا۔ ان کمروں میں ابھی تک میں نے کوئی قابل ذکر نظم نہیں لکھی ہے۔ شروع شروع میں مجھے کچھ لکھنا ہوتا تو اسی تہخانے والے مکان میں چلا جاتا، مگر اب اسے ایک مصور کو دے دیا گیا ہے اور اس نے وہاں اپنا نگار خانہ بنا لیا ہے۔ خدا گواہ ہے کہ مجھے یہاں نیند بھی اس سکون کے ساتھ نہیں آتی جیسی وہاں آتی تھی۔ وہاں میں کم پیسے خرچ کرتا تھا اور مجھے وقت زیادہ ملتا تھا، لوگ میری فکر بھی اتنی نہیں کیا کرتے تھے، تہ خانے میں مجھ سے ملنے کبھی کبھار ہی کوئی آتا تھا۔ یہ سچ ہے کہ وہاں سے مجھے سمندر نظر نہ آتا تھا، اور اب سمندر ہر وقت بوڑھے ابو طالب کے سامنے انگڑائی لیا کرتا ہے۔ پھر ان کی نگاہیں ٹھاٹھے مارتے کیسپین پر خاصی دیر تک جمی رہیں، جس کی سطح پر طوفانی موجیں لگاتار نیلے سفید رنگ کے بلبلوں کو وجود میں لانے اور مٹا دینے کے شغل میں مصروف تھیں۔ میں نے مداخلت نہ کی، خاصی دیر تک ہم خاموش کھڑے رہے۔ پھر ابو طالب نے ہی گفتگو شروع کی، رسول آؤ، آج میں تمہیں اپنی زندگی کے دو خاص دنوں کی کہانی سناؤں، یہ ہیں انتہائی خوشی اور انتہائی غم کے دن۔ ضرور، میں ہمتن گوش ہوں، اس میں کوئی شک نہیں رسول، کے میری زندگی میں ایسے بہت سارے دن آئے ہیں جو خوشی کے دن تھے، مسرت کے دن تھے۔ میں اس دن خوش ہوا تھا جب مجھے سرکاری اعزاز سے نوازا گیا تھا، اور وہ دن بھی میرے لیے پر مسرت تھا جس دن مجھے یہ فلیٹ ملا۔ مسرت کی ایک لہر اس دن بھی میرے روم روم میں دوڑ گئی تھی جس تیسری دہائی میں سر فوج نے مجھے ایک جنگی گھوڑا دیا تھا اور کمپنی کا زورناکار مقرر کیا تھا، اور جب میں اپنے گھوڑے پر سوار اپنے کمانڈر کے عین پیچھے جنگ کے مورچوں پر گامزن تھا تو اس وقت بھی مسرت کی موجیں میرے دل میں ٹھاٹھے مار رہی تھیں۔ لیکن میری پہلی اور سب سے بڑی مسرت کا تعلق ان میں سے کسی واقعے سے نہیں ہے۔ جب میں 11 سال کا تھا اور بچھڑے چرایا کرتا تھا، اس وقت میرے ابا نے میرے لیے جوتے خریدے۔ یہ زندگی میں پہلی بار میرے لیے خریدے گئے تھے، اور ان نئے جوتوں کو دیکھ کر مجھے جس فخر و انبساط کا احساس ہوتا تھا، اس کے اظہار سے میری زبان قاصر ہے۔ کل جہاں یخ بستہ نکیلی چٹانوں پر ننگے پیر چلنے کی وجہ سے میرے پیر چھل جاتے تھے، وہاں اب میں بڑی جرأت کے ساتھ ان گھاٹیوں میں اور پگ ڈنڈیوں پر چل سکتا تھا۔ اب میں بڑے اعتماد کے ساتھ انہی چٹانوں پر چلتا، نہ مجھے سردی کا احساس ہوتا اور نہ ہی درد کا۔ لیکن اس احساس مسرت کے ٹھیک 3 دن بعد میری زندگی کا انتہائی غمناک لمحہ بھی میری دنیا میں گھس آیا۔ 4th day ابا نے مجھے بلا کر کہا، ابو طالب، اب تمہارے پاس پائیدار جوتے بھی ہو گئے ہیں، تمہارے ہاتھ میں چھڑی بھی ہے اور زندگی کے 11 برسوں کا تجربہ بھی. اب وقت آ گیا ہے کہ تم دنیا میں باہر قدم نکالو اور اپنے کھانے اور پینے کا انتظام کرو. ابا نے مجھے گاؤں گاؤں گھومنے اور بھیک مانگنے کا حکم دیا. مجھے اس وقت جو روحانی اذیت پہنچی تھی اور میرے دل پر جو چوٹ لگی تھی، ویسی چوٹ سے زندگی میں مجھے کبھی دوچار نہیں ہونا پڑا. میں نے بعد میں بھی آنسو بہائے، لیکن اس وقت آنسوؤں میں جو تلخی تھی اس کی یاد اب بھی آتی ہے تو رونگٹے کھڑے ہو جاتے ہیں. ایک ادیب ہیں جنہوں نے یہ فرمایا ہے کہ اب دیکھنا یہ ہے کہ ابو طالب اس نئے مکان میں رہ کر کس طرح کی نظمیں لکھتا ہے، گویا کوئی شاعر کس قسم کی نظمیں لکھتا ہے. اس کا انحصار اس بات پر ہے کہ وہ کس طرح کے مکان میں رہتا ہے. شاعر خود اپنی نظموں کا گھر ہوتا ہے، یہ شاعر کا دل ہے جس میں اس کی شاعری رہتی بستی ہے. میری زندگی کے سارے پر مسرت اور اندوہناک لمحات میری ذات میں ہیں، میرے وجود میں رہتے ہیں، اور اس سے کوئی فرق نہیں پڑتا کہ میں کہاں رہتا ہوں. ابو طالب کے گھر سے لوٹا تو میں بے حد اداس تھا. میں نے اس صورتحال سے داغستانی حکومت کے رہنماؤں کو مطلع کیا. فیصلہ یہ ہوا کہ ان کی کتاب ابابیل جنوب کو اڑ رہی ہیں کی رائلٹی سے کچھ رقم نکال کر ان کے نئے مکان کے لیے بے حد نفیس قسم کا فرنیچر خرید لیا جائے. اس کام کے لیے 3 آدمیوں پر مشتمل ایک کارکن دستہ بنایا گیا جس میں کتابوں کی داغستانی اشاعت گھر کے منتظم ڈائریکٹر اور داغستان کے وزیر تجارت کے ساتھ میرا نام بھی شامل تھا. ہمیں یہ کام سونپا گیا کہ جو بھی سامان ضروری ہو اسے خرید کر ان کے نئے مکان میں پہنچا دیں. میری ذمہ داری یہ تھی کہ اس سلسلے میں خود بزرگ شاعر سے جو گفتگو کرنی ہو میں کروں، اور یوں اپنے دستے اور شاعر کے درمیان رابطے کا وسیلہ بنوں. ہم تینوں نے مخاش قلعہ کے گوداموں کا چکر لگایا، اور اس طرح ہم نے ایک خوابگاہ کے لیے، تاکہ ہمارا عوامی شاعر سکون کی نیند سو سکے، ایک لکھنے پڑھنے کے کمرے کے لیے تاکہ وہ خوبصورت نظمیں لکھتے رہیں، اور ایک کمرہ طعام کے لیے تاکہ وہ اچھی طرح کھا پی سکیں، سارا ضروری سامان خریدا. ہم نے سوچا تھا کہ یہ سارا ساز و سامان پانے اور ان سے اپنے نئے مکان کے کمرے مزین کر چکنے کے بعد ابو طالب ممنونیت کے بے پناہ احساس کے ساتھ ہمارے پاس دوڑے ہوئے آئیں گے. لیکن جب کئی دنوں تک کوئی خبر نہ ملی، شکریہ کے دو بول تو دور رہے، فرنیچر پہنچنے کی رسید بھی موصول نہ ہوئی، تو ہم لوگوں نے یہ فیصلہ کیا کہ ابو طالب کے گھر چلیں اور دیکھیں کہ انہوں نے فرنیچر کا کیا حشر کیا. ہمیں دستک دینے کی ضرورت نہیں پڑی کیونکہ مکان کا دروازہ کھلا ہوا تھا. ہم ایک کمرے میں داخل ہوئے. کمرے تام میں لگی ہوئی میز کے بغل میں فرش پر بچھے ہوئے قالین پر ابو طالب اور ان کے خاندان کے دوسرے لوگ بیٹھے ہوئے تھے. یہ لوگ کھانے کے گرد حلقہ بنائے بیٹھے تھے، اور ان کے سامنے اخبار کے ورق تھے جن پر کھانا رکھا ہوا تھا. ابو طالب ایک تشتری سے مٹھا پی رہے تھے، اور بغل میں رکھی چمکتی ہوئی کھانے کی میز کو اس طرح گھور رہے تھے جیسے وہ کھانے کی میز نہیں، کوئی ایسی دوشیزہ ہو جو ان سے محبت کی بھیک مانگ رہی ہو، لیکن وہ اسے منہ لگانے کے لیے تیار نہ ہوں. دوسرے کمرے میں ایک خوبصورت میز رکھی تھی جس پر بڑی نفاست کے ساتھ سادہ کاغذ، قلم اور قلمدان رکھے تھے. یہ ساری ہی چیزیں یوں لگ رہی تھیں جیسے میوزیم میں رکھا ہوا سامان ہو اور ان کو ہاتھ بھی نہ لگایا گیا ہو. کمرے کے دوسرے کونے میں فرش پر کچھ کاغذات بکھرے ہوئے تھے جن پر عربی رسم الخط میں کچھ تحریر بھی نظر آ رہی تھی. ابو طالب، وہ کیا ہے؟ کیا آپ جدید رسم الخط سے مانوس نہیں ہیں کہ اس کا استعمال کر سکیں؟ میں واقف بھی ہوں اور مانوس بھی، لیکن پرانے رسم الخط میں لکھنا میری عادت بن چکا ہے. میں پہلے اپنے مصرے عربی رسم الخط میں لکھتا ہوں، پھر ایڈیٹر کی سہولت کے لیے انہیں دوبارہ جدید رسم الخط میں، یا یوں کہوں کہ اپنے ہی کلام کا ترجمہ کرتا ہوں. اس پلنگ پر تو سونے کی انہوں نے کبھی کوشش ہی نہیں کی، ان کی بیوی نے بتایا. آپ لوگوں نے خامخواہ اتنا قیمتی فرنیچر خریدنے کی زحمت مول لی. پلنگ میں کیا دھرا ہے؟ جب میں شہر میں رہنے کے لیے پہلی بار آیا تھا تو تکیے کی جگہ ایک پتھر سر کے نیچے رکھ لیتا اور مزے کی نیند سوتا. پتھر سر کے نیچے رکھ کر سونے کی عادت بہت پرانی ہے. मैं उसी जमाने से इसका आदि हूं जब मैं भेड़े चराया करता था। मेरे ख्याल में आपको इस फर्नीचर का कोई ख्याल नहीं जो हमने आपके लिए खरीदा है, मेज, कुर्सियां, अलमारी वगैरह। नहीं, ये सारी चीजें बहुत अच्छी हैं। बात सिर्फ इतनी है कि ये चीजें मेरे पड़ोसी गोत फरीद हिसानोफ के लिए ज्यादा मौजूद रहती। क्या गोत फरीद हिसानोफ को आप एक अच्छा पड़ोसी नहीं समझते? वो अच्छे आदमी होंगे, लेकिन हम दोनों के दरमियान गहरे ताल्लुकात नहीं कायम हो सकते। क्यों नहीं? बात यह है कि वो बहुत ज्यादा महज़ब हैं, मुझमें जरूरत से ज्यादा गंवारपन है और उनमें जरूरत से ज्यादा शहरियत। मेरी तबीयत पर पहाड़ों का असर गालिब है और उनके मिजाज पर मैदानों का असर। हमारी टोपियां मुख्तलिफ हैं और गालिबन हमारे जहन भी एक दूसरे से मुख्तलिफ हैं। मैं अपनी जमीन की पैदावार हूं और वो अपने पेशे की। न वो मेरी जोरना और उसकी धुनें बर्दाश्त कर सकते हैं, न मैं उनका पियानो और सिम्फनी। मैं उनकी मौसीकी से लुत्फ लेना चाहता हूं, मगर मुझे मजा ही नहीं मिलता, और यही हाल उनका भी है। मैं जैसे ही जोरना बजाना शुरू करता हूं, वो दरवाजे पर दस्तक देते हैं। अबू तालिब, मैं काम नहीं कर पा रहा हूं। मैं बहाना करता हूं कि जोरना मैंने नहीं बजाया बल्कि रेडियो नशर कर रहा है। और कई बार हुआ भी यही कि उन्होंने जब दरवाजे पर दस्तक दी तो जोरना की आवाज रेडियो ही से आ रही थी। लेकिन वो तो ये चाहते हैं कि मैं न सिर्फ जोरना बजाना छोड़ दूं बल्कि रेडियो में भी जोरना सुनना बंद कर दूं। मुख्तसरन ये कि हम दोनों में इतना ही फर्क है जितना दो आदमियों में हो सकता है। मेरे मेहमान देहातों और पहाड़ी इलाकों से आते हैं, जिनके हाथों में देहाती थैले होते हैं, और उनके मेहमान मास्को से आते हैं ब्रीफ केस लिए हुए। मैं अपने मेहमानों के सामने पीने के लिए देसी बूजा और खाने के लिए लहसुन पड़ी खनकाली पेश करता हूँ, और वो ब्रांडी और कॉफी। मैं बाजार जाता हूँ और वो शॉप से खरीदारी करते हैं। जब मैं सोता हूँ तो वो लिखते हैं, और जब उनके सोने का वक्त होता है तो मेरे लिखने का। उन्हें वो फूल पसंद हैं जो शहरों में बाग के तख्तों पर खिलते हैं, और मैं पहाड़ की वादियों को गुलजार बना देने वाली घास से इश्क करता हूं। दोस्तों, वो इस वक्त अपनी तरतीब दी हुई कोई सिम्फनी बजा रहे हैं। अबू तालिब के पड़ोसी गोत फरीद हिसानोफ से हम सब बखूबी वाकिफ थे, जो दागिस्तान और रूसी वफाक के मुस्तनद और मुअज्ज़ज़ फनकार हैं। उस वक्त वो कोई पियानो कंसर्ट तैयार कर रहे थे। मैं उनकी वलवला अंगेज धुन सुनने लगा जो मेरे लिए बाईसे मसर्रत थी। साथ ही साथ मेरे दिल में ये ख्याल भी आया कि अगर हम इन दो अजीम और मुमताज सलाहियतों को, अबू तालिब की सीधी सादी सलाहियत और हिसानोफ की पेशा वराना और तरबियत याफ्ता सलाहियत को आपस में जोड़ सकें, तो इससे नगमों का जो मजमूआ तैयार होगा वो कितना शानदार होगा। मैंने ये भी सोचा कि अगर मेरी नज्मों और मेरी किताबों में ये दो सोते, यानी मेरी कौम का मासूम और बेतसन्नो किरदार, उसकी फराखदिली और सादा फितरत, नीज पेशावर फनकारों की तरबियत याफ्ता और तराशीदा हुनरमंदी एक दूसरे में जज्ब हो जाएं, तो ये कारनामा कितना अजीम होगा। मैं चाहता हूं कि मेरी नज़में अबू तालिब और गोत फरीद का संगम बन जाएं। मेरी ख्वाहिश है कि मेरे फन में ये दोनों अच्छे पड़ोसियों की तरह एक दूसरे के साथ रहें, इस तरह नहीं जैसे वो दोनों हकीकी दुनिया में हैं। जी हाँ, मैं इन दोनों सोतों के इत्तेसाल की तमन्ना करता हूं। लेकिन अगर ये तमन्ना नाकाबिले तकमील नजर आए और मुझे इनमें से किसी एक का इंतखाब करना पड़े, तो मैं समझता हूं कि मैं बहरहाल पहाड़ी चश्मों के ठंडे और बलोर की तरह पाको साफ पानी को नफीस तरीन महजब मशरूब पर तरजीह दूंगा। आप जो चाहे कहें, लेकिन यह हकीकत है कि कल्चर, तहजीब और पेशावराना हुनरमंदी की अगर कमी हो तो ये सारी चीजें हासिल की जा सकती हैं। लेकिन वो नादिर चीज जिसे हम कौमी या अवामी एहसास कहते हैं, इंसान में पैदाइशी होता है और उसे हासिल नहीं किया जा सकता। زورنا بجانے والا عوامی شاعر ابو طالب ہو سکتا تھا کہ مختلف حالات میں ایک پیشہ ور اور تربیت یافتہ موسیقار یا موسیقی کا جنم داتا بن جاتا، لیکن گوت فرید کبھی بھی ایک عوامی مطرب نہیں بن سکتا تھا۔ پھر جب ہم رخصت ہونے لگے تو ابو طالب نے کہا، رسول، کیا تم میرے یہاں ٹیلی فون نہیں لگوا سکتے؟ آپ کو ٹیلی فون کی کیا ضرورت ہے جبکہ آپ میز پلنگ تک کا استعمال کرنے کے لیے تیار نہیں؟ بات یہ ہے کہ میں ٹیلی فون پر زورنا بجاؤں گا، کبھی اس کی دھن ماسکو میں نکولائی تیخونوف کو سناؤں گا اور کبھی اپنے پنچایتی فارم کے صدر کو۔ اگر میں زورنا کی دھن نہ سنا سکوں تو پنچایتی فارم کے صدر کو یہ کیسے معلوم ہوگا کہ میں زندہ ہوں اور اپنے زورنا پر آج بھی پرانی دھنیں بجا سکتا ہوں؟ جب وہ ٹیلی فون پر زورنا کی آواز سنیں گے تو انہیں معلوم ہو جائے گا کہ میرے اس شہری مکان میں بھی پہاڑوں کی آواز اور بو باز زندہ ہے۔ ابو طالب، آپ فکر نہ کریں، آپ کی دھنیں جن میں پہاڑوں کی بو باز بھری ہوئی ہے ٹیلی فون کی مدد کے بغیر بھی ماسکو پہنچ جاتی ہیں۔ انہیں آپ کے اپنے گاؤں کے لوگ ہی نہیں، داغستان کے ہر گاؤں کے باشندے، بلکہ کرے ارض کے کونے کونے کے لوگ سنتے ہیں۔ وہ بلند ہیں، اتنی بلند کہ پہاڑوں کی فصیلیں ان کی راہ نہیں روک پاتی ہیں۔ اب میں ابو طالب سے رخصت ہوتا ہوں اور ایک ایسی بات سناتا ہوں جس کا تعلق ابا سے اور میری ذات سے ہے۔ یاد کی ایک جھلک۔ نہ جانے کیوں ہمارا یہ دستور تھا کہ نہ تو کبھی ہم ایک دوسرے کو اپنی نظمیں سناتے اور نہ ہی ان کے بارے میں کبھی گفتگو کرتے۔ ابا کی کسی تازہ نظم کی اطلاع مجھے یا تو اس وقت ملتی جب وہ چھپ کر میرے سامنے آتی، یا ریڈیو پر سن لیتا، یا پھر ان دوستوں کی زبانی ملتی جو انہیں سن چکے ہوتے۔ اس طرح ابا کو بھی اس وقت تک میری نئی نظموں کی کوئی خبر نہ ہوتی جب تک وہ شائع نہ ہو جاتی۔ 1949 کی بات ہے، ایک آوار اخبار میں میری نظم میری پیدائش کا سال شائع ہوئی۔ ابا نے یقیناً اسے اخبار میں پڑھا اور بعد میں اخبار کا وہ شمارہ میرے ہاتھ لگا۔ ابا نے میرے مصروں پر پینسل سے نشان لگا دیے تھے اور کہیں کہیں اپنے خیالات بھی لکھ دیے تھے۔ مجھے اندازہ ہوا کہ ابا نے نہ صرف یہ کہ میری نظم بڑی توجہ سے پڑھی ہے، بلکہ بعض مصروں میں ترمیم و تنسیخ بھی کی ہے جن میں ابا کا اپنا رنگ جھلک رہا ہے۔ میں نے محسوس کیا کہ ابا نے انتہائی مرصع مصرے بدل دیے ہیں، انہیں میرے انتہائی پیچیدہ استعارے پسند نہیں آئے تھے اور نہ ہی شوخ تشبیہات ان کے گلے سے اتر پائی تھیں۔ میرے مصروں کے اوپر انہوں نے اپنے قلم سے جو مصرے لکھے تھے، ان میں انہی خیالات کا نسبتاً زیادہ سادگی، صفائی اور کہیں زیادہ بامانی زبان میں اظہار کیا گیا تھا۔ مجھے آج بھی اس کا افسوس ہے کہ وہ اخبار جس پر انہوں نے اصلاحات کی تھیں محفوظ نہ رہ سکا۔ یہ میری عادت ہے کہ نظم کے چھپتے ہی اس کے سارے مسودے، جن پر کاٹ چھانٹ ہوتی رہتی ہے، نظر آتش کر دیتا ہوں۔ یہ اخبار بھی اسی کے ساتھ تلف ہو گیا۔ ابا نے جو اصلاحات کی تھیں ان کا زیادہ تر حصہ مجھے پسند آیا۔ میں نے محسوس کیا کہ ان اصلاحوں نے نظم کو زیادہ بہتر بنا دیا ہے، لیکن بعض تبدیلیاں ایسی تھیں جنہیں میں قبول نہ کر سکا، اور یہ بات میں نے ان سے کہہ بھی دی۔ اس میں شک نہیں کہ آپ میرے مقابلے میں کہیں زیادہ دور رس اور باصلاحیت ہیں، آپ مجھ سے بڑے شاعر ہیں، لیکن میں ایک مختلف دور کا شاعر ہوں۔ میرا تعلق ایک مختلف مدرسہ فکر سے ہے، میرا ادبی ذوق بھی مختلف ہے اور اسلوب بھی، سب کچھ مختلف ہے۔ آپ نے جو اصلاحیں کی ہیں ان میں ہر شخص حمزہ کے اسلوب نگارش کو محسوس کر سکتا ہے۔ میں حمزہ نہیں ہوں، میں صرف رسول ہوں، اس لیے مجھے خود اپنا اسلوب اور خود اپنا انداز اپنانے کی اجازت دیجیے۔ یہ بات تم نے غلط کہی، تمہارے اسلوب اور تمہارے انداز کو مطلب یہ ہے کہ تمہارے طریقوں اور تمہارے کردار کو تمہاری نظموں میں لازمی طور پر ثانوی حیثیت حاصل ہونی چاہیے۔ اولین حیثیت کے حقدار تمہاری قوم کے عادات و اطوار اور اس کا کردار ہے۔ تم سب سے پہلے پہاڑی علاقے کے باشندے اور آوار قوم کے ایک فرد ہو، اور اس کے بعد رسول حمزہ توف، تم اپنی نظموں میں اپنی ذات کا اظہار کچھ اس طرح کرتے ہو کہ پہاڑی علاقے کا کوئی باشندہ اس طرح کرنا کبھی پسند نہیں کرے گا۔ اگر تمہاری نظمیں پہاڑی عوام کی فطرت اور روح سے ہم آہنگ نہیں، ان کے کردار سے ہم آہنگ نہیں، تو تمہارا انداز محض مصنوعی ہو کر رہ جائے گا اور تمہاری نظمیں صرف خوبصورت اور غالباً دلچسپ کھلونے بن جائیں گی۔ بادل نہ ہوتے تو پانی کہاں سے برستا، آسمان نہ ہوتا تو برف کہاں سے گرتی، اگر آوارستان اور آوار قوم نہ ہوتی تو رسول حمزہ توف کہاں پیدا ہوتا؟ ان قوانین کے بغیر جو تمہاری قوم کی ملکیت ہیں اور جو صدیوں تک نشو نما حاصل کرتے رہے ہیں، تم اپنے قوانین کہاں سے تراش ہوگے؟ جی ہاں، ایک بار میرے اور ابا کے درمیان یہ گفتگو ہوئی تھی۔ بعد میں جتنے بھی سال گزرے ہیں اور میں نے جتنے بھی راستے اختیار کیے ہیں، ان سے اس بات کی توثیق ہو گئی ہے کہ انہوں نے جو کچھ کہا تھا وہ صحیح تھا۔ تیسری بیوی کی کہانی۔ داغستان کا ایک جوان سال شاعر ادارہ ادب میں تعلیم حاصل کرنے کے لیے ماسکو آیا۔ ایک سال بعد داغستان کے اس طالب علم نے اعلان کیا کہ وہ اپنی بیوی کو، جو ایک دور دراز پہاڑی گاؤں کی رہنے والی ہے، طلاق دے رہا ہے۔ تم کیوں طلاق دے رہے ہو؟ ہم نے جاننا چاہا۔ تمہاری شادی کو ابھی زیادہ عرصہ بھی نہیں گزرا، پھر تمہیں اپنی بیوی سے محبت بھی تھی، آخر کیا بات ہو گئی ہے؟ بات یہ ہے کہ ہم دونوں مختلف زبانیں بولنے لگے ہیں، وہ شیکسپیئر کو جانتی ہی نہیں، اس نے ایوگینی اونیگن کبھی نہیں پڑھا، لیک اسکول کا تو نام بھی نہیں سنا، اور نہ ہی میری میں کو جانتی ہے۔ پھر جب یہ جوان سال شاعر مخاج قلعہ واپس آیا تو ماسکو سے ایک بیوی بھی لایا جو غالباً شیکسپیئر اور میری میں دونوں ہی سے واقف تھی۔ وہ ایک سال ہمارے شہر میں رہی، مگر پھر اسے ماسکو جانا پڑا کیونکہ اس کا شوہر دوبارہ طلاق کا خواہاں تھا۔ اب طلاق کی کیا ضرورت پڑ گئی؟ ہم نے پوچھا۔ ابھی تمہاری شادی کو زیادہ دن بھی نہیں ہوئے، پھر جہاں تک ہم لوگوں کا خیال ہے کہ تمہیں اپنی بیوی سے محبت بھی تھی، پھر آخر ہوا کیا؟ معاملہ پھر وہی زبان کا ہے، لگتا ہے ہم دونوں کی زبانیں مختلف ہیں۔ وہ آوار کا ایک لفظ بھی نہیں جانتی، ہمارے آوار رسم و رواج سے قطعی نابلد ہے، پہاڑی لوگوں کے کردار کو سمجھتی ہی نہیں، جن کے بیچ میں پیدا ہوا تھا، اور نہ ہی یہ پسند کرتی ہے کہ پہاڑی لوگ ہمارے یہاں آئے جائیں۔ اسے نہ کوئی آوار کہاوت آتی ہے، نہ پہلی، اور نہ ہی کوئی گیت۔ تو پھر اب کیا ارادہ ہے؟ میرے خیال میں مجھے تیسری شادی کرنی پڑے گی۔ میرا کہنا ہے کہ تیسری بیوی ڈھونڈنے سے پہلے اس نوجوان شاعر کو خود اپنی ذات کا عرفان حاصل کرنا چاہیے۔ میں چاہتا ہوں کہ میری کتاب کا تعلق آوارستان کے پہاڑوں سے بھی ہو اور شیکسپیئر کے سونیٹوں سے بھی۔ میں چاہتا ہوں کہ میری کتاب اس تیسری بیوی کی طرح ہو جسے آج بھی وہ نوجوان شاعر تلاش کر رہا ہے۔ میری نوٹ بک سے۔ مخاج قلعہ میں ایک عمارت ادیبوں کے لیے بنائی گئی جس میں 40 فلیٹ تھے۔ جب فلیٹ الاٹ کیے جانے کا وقت آیا تو یہ جھگڑا اٹھ کھڑا ہوا کہ تقسیم کی بنیاد کیا ہو۔ کچھ لوگوں کا کہنا تھا کہ ادیب کی ادبی حیثیت کو بنیاد بنایا جائے، بعض لوگ اس پر مصر تھے کہ خاندان میں بچوں کی تعداد کا لحاظ رکھا جائے۔ مجھے یہ تسلیم ہے کہ ادیبوں کے درمیان مکان تقسیم کرنا کوئی آسان کام نہیں۔ بہرحال کسی نہ کسی طرح اس معاملے کو نپٹایا گیا، ادیبوں کے 40 خاندان نئے مکانوں میں منتقل ہوئے اور حسب دستور اس موقع پر جشن منائے گئے۔ ایک دن بعد 20 ادیبوں کی بیویاں گروہ کی صورت میں ماسکو روانہ ہوئیں۔ کئی دنوں بعد وہ تھکی تھکائی واپس آئیں جیسے کسی مورچے سے آ رہی ہوں، اور پھر مال گاڑیوں سے ماسکو کا نیا فرنیچر آنے لگا۔ جیسا کہ بعد میں ہمیں پتا چلا کہ کچھ دنوں تک تلاش و جستجو کا سلسلہ جاری رہا، پھر ان لوگوں نے اپنے نشانے طے کیے۔ ٹھیک اسی وقت ان میں سے ایک نے آگے بڑھ کر فرنیچر خرید لیا، دوسری بیویاں بھی اس دوڑ میں پیچھے نہیں رہنا چاہتی تھیں۔ مصیبت یہ تھی کہ اس نے سب سے قیمتی فرنیچر خرید لیا تھا، ماسکو میں اس سے بہتر فرنیچر تھا نہیں۔ چنانچہ نتیجہ یہ ہوا کہ تمام 20 مکان उस तरह एक जैसे हो गए जैसे एक ही कंघी के दांत हों। और एक भी मकान ऐसा नहीं जिसे देखकर ये लगता हो कि इसमें आवार रहते हैं। दूसरे मकानात ऐसे हैं जिनमें दाखिल होते ही खुश्क गोश्त, देसी मशरूब, भूजा, भेड़ और भेड़ से हासिल होने वाली चिकनाई की महक आपका खैर मकदम करेगी। ये तो साफ जाहिर हो जाता है कि इन मकानों में आवार रहते हैं, लेकिन ये पता नहीं चलता कि इन अदीबों के मकानात हैं जिनको असरे हाजिर की रूह और उसके स्टाइल का एहसास है। मैं ये चाहता हूं कि मेरी किताब पढ़ने के बाद लोग ये महसूस करें कि इसमें आवार रहते बसते हैं, लेकिन पहले ही कदम पर यह एहसास भी दिला देना चाहता हूं कि ये मकान असरे हाजिर के एक फर्द का, 20वीं सदी के एक इंसान का मकान है। मैं ये नहीं चाहता कि इस मकान में साया ही साया हो या धूप ही धूप। मैं चाहता हूं कि मेरे मकान में बड़ी खिड़कियां भी हों जिनसे धूप आती हो और सायादार और आरामदेह गोशे भी। मैं चाहता हूं कि इस मकान में जो भी आए वो सुकून और आराम महसूस करे और इतना कि यहां से जाने का जी न चाहे। चूंकि हम मेहमानों की बात कर रहे हैं, या जाए तो अफसोस और यहां दोबारा आने की ख्वाहिश के साथ जाए। मुख्तलिफ मुल्कों के नुमाइंदे जापान आए हुए थे। एक मौके पर हम एक दूसरे को अपने तासुरात बताने लगे। उस वक्त हम एक फव्वारे के सामने खड़े थे जो यूं लगता था जैसे दागिस्तानी पत्थरों से बना हो, उन्हीं पत्थरों से जो उस मैदान में है जहां हमारी गांव पंचायत का जलसा होता है। बात शुरू करते हुए एक अमरीकी मौसीकार ने कहा, ये अजीब गरीब मुल्क है, मुझे तो जापान में सनती लिहाज से तरक्की याफ्ता अमरीका की झलक नजर आती है। लेकिन नहीं, हेटी के एक सहाफी ने बात काटते हुए कहा, मैं अभी अभी जापान का एक गांव देखकर लौटा हूं और मुझे लगता है कि जापान हमारे छोटे से जजीरे से सबसे ज्यादा मुशाबहत रखता है। इन दोनों की बातों का बुरा मानते हुए फ्रांस के एक माहिर फन तामीर ने कहा, आप लोग जो चाहे कहें, लेकिन वाकया यह है कि पेरिस की सारी मसरतें और सारे दुख जापान में जमा हो गए हैं। फव्वारे पर नजरें जमाए हुए जिसके पत्थर लगता था किसी आवार गांव से लाए गए हैं, मैंने दिल ही दिल में कहा, जापान वाकई अजीब व गरीब मुल्क है, क्योंकि यहां वो सारी चीजें मिलती हैं जो दुनिया के दूसरे मुल्कों में पाई जाती हैं। इसके बावजूद जापान किसी दूसरे मुल्क की तरह नहीं, वो जापान और सिर्फ जापान है। मेरी ख्वाहिश है कि मेरी किताब में हर शख्स को अपनी झलक नजर आए, मगर मैं ये भी चाहता हूं कि ये मेरी किताब हो, दूसरी किताबों से मुख्तलिफ और खुद अपने रंगो रूप की मालिक। मेरी किताब तू मेरा आवार, मेरा दागिस्तानी वतन है। मेरी ख्वाहिश है कि इन तमाम चीजों के शाना बशाना जो यहां सदियों से मौजूद रही हैं, तुझ में कुछ ऐसी बातें भी होनी चाहिए जो यहां पहले कभी नजर नहीं आई हों। अब्बा कहा करते थे कि अगर किसी तहरीर में मुसन्निफ का वजूद महसूस न हो तो वो तहरीर किसी सड़क पर दौड़ते हुए बेसवार घोड़े की तरह है। लोग कहते हैं कि पहाड़ी इलाके में कोई आदमी था जिसकी सिर्फ लड़कियां ही लड़कियां थीं। उसे बेटे की बड़ी ख्वाहिश थी। हुआ ये कि बदकिस्मत बाप को हर शख्स मशवरे देने लगा कि ये करो और ये न करो। उसे लोगों ने इतने मशवरे दिए कि मशवरों की भरमार से वह ऊब गया और एक दिन चिल्ला पड़ा, खुदा के लिए मेरी जान बख्श दो। तुम लोगों ने मुझे इतने मशवरे दिए हैं कि अब मैं वो तरीके भी भूल गया जो मुझे खुद आते थे।